सोह्र असार 15 गते पहिलो महालेखा परीक्षक चन्द्रबहादुर थापाको नियुक्तिसँग यो संस्थाको स्थापना भएको। अनि महालेखा परीक्षकको पहिलो महालेखा परीक्षक 16 असार 15 जुन नेपाल अधिराज्यको संविधान 15 चाहिँ नियुक्ति गरिएको थियो। चन्द्रबहादुर थापाको नियुक्तिसँगै महालेखा परीक्षकको विभाग भनिन्थ्यो त्यतिखेर चाहिँ महालेखा परीक्षकको विभाग स्थापना भएको देखिन्छ। र संवैधानिक व्यवस्था अनुसार 16 सालमा स्थापना भएको महालेखा परीक्षक कार्यालय नेपालको सर्वोच्च लेखा परीक्षण संस्था हो। यो भनेको सुप्रिम अडिट इन्स्टिट्युसन अफ नेपाल भनेकै नेपालको महालेखा परीक्षकको कार्यालय हो, जुन एउटा सुप्रिम अडिट इन्स्टिट्युसनको रूपमा नेपालमा यसले आफ्नो सेवा प्रदान गर्दै आएको छ। नेपालको संविधान र लेखा परीक्षण ऐन 75ले महालेखा परीक्षकलाई, जुन एउटा नेपालको अहिले वर्तमान हामीसँग संविधान छ, लेखा परीक्षण ऐन 75 छ, यसले चाहिँ महालेखा परीक्षकलाई राष्ट्रपति, उपराष्ट्रपति, सर्वोच्च अदालत, सङ्घीय संसद, प्रदेश सभा, प्रदेश सरकार, स्थानीय तह, संवैधानिक निकाय, सोको कार्यालय, अदालत, मान्य देवत्व कार्यालय, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, सँगसँगै नेपालका सबै सङ्घ प्रदेश स्थानीय तहको कारण लेखा पाउँछ नियमितता, विधिवेता, कार्यदक्षता, प्रकार औचित्यसँग विचार गरी लेखा परीक्षण गर्ने जुन अधिकार सुम्पिएको छ यो कानुनले, नियमितता, विधिवेता, कार्यदक्षता, प्रकार औचित्यको आधारमा सङ्घ प्रदेश र स्थानीय तिनै तहका सबै सरकारी निकायको जुन एउटा लेखा परीक्षण गर्ने अधिकार प्राप्त भएको निकाय नै के रहेछ त महालेखा परीक्षक रहेछ। महालेखा परीक्षकले सर यसमा यो स्थानीय स्थानीय तहको कार्यालय चाहिँ भनेको छैन, संघीय र प्रदेश सरकारी कार्यालयको मात्रै भन्यो, स्थानीयको तहको मात्रै भन्यो होइन सर? यसो स्थानीय तहको कार्यालय भनिरहनु पर्दैन, स्थानीय तह भन्नाले हामी के बुझ्नु पर्ने, 753 स्थानीय तह भनेर बुझ्नु पर्यो क्या, सरकार भनिरहनु परेन, स्थानीय तह भने चाहिँ 753 नै हो भन्ने किसिमले हामी लिनु पर्यो यसलाई, त्यही नै हो यो लेखा परीक्षणमा क्लियर छ है त। मैले भन्न खोजेको चाहिँ हामीले के भने स्थानीय तह अन्तर्गतका कार्यालयहरू हुन्छ नि सर, जस्तो कृषि, शिक्षा, यस्तोको चाहिँ यसले हेर्दैन, सबै हेर्छ स्थानीय तह भनेपछि, जस्तो हजुरको तपाईँको नगरपालिका गाउँपालिका कुन हो होइन, तपाईँको नगरपालिका हो भने त्यो नगरपालिकाभित्र महालेखा परीक्षक छिरिसकेपछि त्यो नगरपालिकाले गरेका हरेक खालका आम्दानी, हरेक खालका खर्च उसले हेरेर सञ्चित कोषको लेखा परीक्षण, स्थानीय सञ्चित कोषको लेखा परीक्षण भनेपछि हजुरले के बुझ्नुहोस् भने स्थानीय सञ्चित कोषमा स्थानीय तहले प्राप्त गर्ने जति पनि रकमहरू छन् ती सबै रकम, चाहे त्यो सामान्यीकरण अनुदान होस्, चाहे विशेष अनुदान होस्, चाहे सशर्त अनुदान होस्, त्यो सबै खालका अनुदान महालेखा परीक्षकले गर्छ, त्यहाँ अर्को अडिटर अर्को लेखा परीक्षक छिर्दैन स्थानीय तहमा है त, त्यसरी बुझौँ भनेको स्थानीय तह कार्यालय भनिरहनु पर्दैन, स्थानीय त एउटा सिङ्गल एन्टिटी हो, भित्र त्यो शिक्षा शिक्षा भनेर सामान्य शाखा हुन्थ्यो, सामान्य शाखाको रूपमा हामी लिन्छौँ, त्यसलाई ठुलो युनिट लिनौँ, किन शिक्षाको छुट्टै लेखाहरू हुँदैन, एउटा मात्रै एकाउन्ट सेक्सनले त्यसलाई अपरेट गर्छ कि स्थानीय तहमा, हजुरहरूले यसो नगरपालिकातिर जानु पनि थाहा भइहाल्छ, त्यहाँ तपाईँको नगरपालिका गएर हेर्नु पनि होला, भोलिका दिनमा लेखा अधिकृत भएर तपाईँ जानुभयो, अब स्थानीय तहमा सम्भवतः यहाँलाई पोस्टिङ त नगर्ला, अब स्थानीय तहकै जनशक्ति भइसकेको हुनाले पहिला त सङ्घबाटै पठाएको थियो भने, यसरी के भने एउटा ओभरअल लेखा परीक्षण गर्ने संस्था महालेखा परीक्षक कार्यालय छ, जसको 15 सालमा आएको संविधान अनुसार 16 असार 15 गते स्थापना भएको रहेछ यहाँ भने। वास्तवमा यो सङ्गठनको एउटा कोर भ्यालुहरू के छ त भनेको, एउटा मूल्य मान्यता कस्तो रहेको छ त यो सङ्गठन भन्दाखेरि, वास्तवमा यो सङ्गठनको 5 वटा मूल्य मान्यता हामी स्पष्ट देख्छौँ, एउटा स्वतन्त्रता, निष्ठा, जवाबदेता, व्यवसायिकता र पारदर्शिता भनेको यो कोर भ्यालुमा यो सङ्गठनले आफ्नो मूल्य मान्यता कोर भ्यालुहरू लिएर नेपालमा सर्भिस प्रोभाइड गरिरहेको छ, राज्यले तोकेको जिम्मेवारी पुरा गरिरहेको छ। अब यहाँनिर हामीले यी कुराहरूमा जस्तै स्वतन्त्रता मूल्य मान्यता के हो त भन्दा, एउटा महालेखा परीक्षकले जुन व्यवसायिक विवेकको प्रयोगमा नकारात्मक प्रभाव पार्ने तत्त्वसँग कहिले सम्झौता नगरेर स्वार्थगत विवाद टाढा रही निजी स्वार्थ डर धम्कीबाट जुन मुक्त रहेर निष्पक्ष रूपमा लेखा परीक्षण निष्कर्ष निकाल्छ र लेखा परीक्षणको राय व्यक्त गर्छ भनेको कुनै पनि तत्त्वसँग ऊ मिल्दैन कि, स्वार्थगत विवादबाट टाढा रहेर निजी स्वार्थ डर धम्कीबाट मुक्त रहेर निष्पक्ष रूपमा उसले लेखा परीक्षण गर्छ, एउटा स्वतन्त्रता उसको एउटा पहिलो मूल्य मान्यता हो। जुन हामीले सिद्धान्तमा पनि भनेका थियौँ, स्वतन्त्रताको सिद्धान्त अवलम्बन गरेर आफ्नो सर्भिस प्रोभाइड गर्ने निकाय महालेखा परीक्षक, अर्को निष्ठा इन्टिग्रिटीको पाठ भनेको एउटा इमान्दारिता, स्वच्छता र वस्तुपरकता प्रदान गरेर लेखा परीक्षण गराउने निकायसँग व्यवहार गर्नेमा विश्वास गर्छ यो सङ्गठनले होला। यहाँलाई एक हात कुनै जनशक्तिबाट त्यस्तो बाई मिसिप हुन सक्दछ। सङ्गठन आफैमा एउटा निष्ठायुक्त सङ्गठन हो। यो सङ्गठनले कुनै पनि बाह्य आँच अथवा बाह्यबाट कुनै पनि स्वार्थबाट प्रभावित नभएर आफ्नो सर्भिस, जुन एउटा अन्तिम लेखा परीक्षण छ, अरू अरू पनि काम छ, हामी सजिलो तपाईँ हामी बुझ्नुको लागि अन्तिम लेखा परीक्षण जुन पार्ट छ, त्यो अन्तिम लेखा परीक्षणको पार्ट अडिटर अडिटिङको पार्ट यसले सम्पादन गर्दै आउँछ। यो मैले मान्यता गरेको अर्को जवाबदेता भनेको यो सङ्गठन पनि लेखा परीक्षण गरिसकेपछि यो पनि एउटा नागरिक प्रति जिम्मेवार निकाय हो। लेखा परीक्षण पेसा पनि र जो नागरिक प्रति जिम्मेवार पेसा हो र यसले नागरिक प्रति जवाब दिनुपर्छ र जवाबदेही सङ्गठनको रूपमा यो सङ्गठन आफ्नो मूल्य मान्यता राख्छ र यसले पनि संसददेखि लिएर हरेक ठाउँमा आफ्नो जवाबहरू दिनुपर्ने हुन्छ। कसरी लेखा परीक्षण गर्यो, के बेसमा गरियो भन्ने कुराहरूले सरकारवाला निकायमा जवाब दिनुपर्छ। अरू व्यवसायिकता एउटा व्यवसायिक दक्ष जनशक्ति मार्फत गुणस्तरीय लेखा परीक्षण सेवा प्रदान गर्ने सङ्गठन हो यो। यहाँ भएका जनशक्तिहरू, यो सङ्गठनमा आइसकेका जनशक्तिहरू यसले व्यवसायिक बनाउने, ती जनशक्तिलाई दक्ष बनाउने विभिन्न खालका तालिमहरू प्रदान गरेर आफ्नो लेखा परीक्षण जुन व्यवसाय छ यसलाई गुणस्तरीय र भरपर्दो बनाउने काममा यो सङ्गठन दत्तचित्त रहेको छ। र पारदर्शिता, ट्रान्सपारेन्सी, र यो ट्रान्सपारेन्सी कस्तो भने पक्षपात रहित रहेको प्रस्तुतिकरण भनेको लेखा परीक्षण जुन हामी रिपोर्ट आएको हुन्छ महालेखा परीक्षकको, यो रिपोर्ट आउँदा अन्तर्राष्ट्रिय उत्कृष्ट प्रस्तुतिकरणको अवलम्बन गरेर कुनै पनि एउटा पक्षपात विथआउट बायसनेस यसले रिपोर्टहरू जारी गर्छ। आफ्नो मान्छे वर्गको मान्छे भन्दा पनि लेखा पालनमा जे कुरा देखिएको छ सोही कुरा त्यहाँ जारी हुन्छ र महालेखा परीक्षकका हरेक काम कारवाही पारदर्शी रूपमा रहेका छन्। जस्तै यहाँले अहिले अहिले पनि आजभरि वेबसाइट खोलेर हेर्नुभयो भने भर्खरै लेखा परीक्षण कार्यक्रम प्रकाशित भएको छ। कहिले गर्ने, कसरी गर्ने, कुन मितिमा कहाँ कहाँ जाने, कस्तो कुन कुन विषयलाई मेन फोकस गरेर हेर्ने भन्ने कुरा सार्वजनिक भइसकेको छ भने आफ्ना काम कारवाहीहरू पुरै पारदर्शी तरिकाले गर्ने र पक्षपात रहित रहेको प्रस्तुतिकरण र सँगसँगै अडिटिङ स्ट्यान्डर्डहरूको निरन्तर प्रयोग मार्फत एउटा उत्कृष्ट लेखा परीक्षण प्रतिवेदन तयार गर्ने यो संस्था हो। यो मूल्य मान्यतामा यो संस्था रहेको छ भनेको हामीले स्वतन्त्रता, निष्ठा, जवाबदेता, व्यावसायिकता र पारदर्शिता कोर भ्यालु अवलम्बन गरेर लेखा परीक्षण गर्ने सङ्गठन नै महालेखा परीक्षकको कार्यालय हो भन्नु पर्यो। त्यस्तै हजुरको भिजन मिसनको कुरा गरौँ। अब यो हामीले कुनै पनि सङ्गठन पढ्यो भने भिजन मिसन पढ्दा राम्रो हुन्छ। केही कुराहरू सङ्गठनको बारेमा एक्जाममा क्वेसन सोधियो भने यहाँले लेख्न सक्नुहुन्छ र कहिलेकाहीँ महालेखा परीक्षकको सङ्गठनात्मक संरचनाको बारेमा उल्लेख गर्नुहोस् भन्ने खालको क्वेसन पनि पुरानो उपसचिवमा आएको छ। त्यस्तो अवस्थामा हामीले यी कुराहरू लेख्न सक्यो भने राम्रै हुन्छ। जस्तो दूरदृष्टि के हो त महालेखा परीक्षकको भन्दा, जनहितका लागि जवाबदेहिता, पारदर्शिता, निष्ठा प्रवर्धन गर्ने विश्वसनीय संस्था हुन प्रयत्नशील गर्ने भनेको, र जनहितका लागि जवाबदेहिता, पारदर्शिता र निष्ठा प्रवर्धन गर्ने विश्वसनीय संस्था हुने प्रयत्न रहने भनेको जनताकै हितका लागि यसले काम गर्ने एउटा सङ्गठन रहन प्रयत्नशील गर्ने भिजन रहेको छ भने, मिसनमा के छ त भन्दा, सरकारवालालाई सार्वजनिक कोषको दक्षता प्रयोग सम्बन्धमा आश्वस्त पार्न स्वतन्त्र एवं गुणस्तरीय लेखा परीक्षण सेवा प्रदान गर्ने भनेको, सार्वजनिक कोषको दक्षतापूर्ण उपयोग भएको छ है भन्ने कुराको आश्वस्त प्रदान गर्ने मिसन रहेको छ यसको। सरकारवाला पक्षलाई हाम्रो जति पनि सार्वजनिक कोष, अहिले पनि कुरा गऱ्यौँ, सङ्घीय, प्रदेश, स्थानीय तिनै तहमा सञ्चित कोष छ। जब महालेखा परीक्षकले लेखा परीक्षण गरिसकेपछि सरकारवालालाई यही अडिट भएको छ है, कहिले त महालेखा परीक्षकले गरेको छ, महालेखा परीक्षक गरेको लेखा परीक्षणमा भएका कमी कमजोरीहरू आउँछन् है, यहाँ दुरुपयोग हुन सक्दैन किन यसको अडिट हुन्छ भन्ने खालको एउटा आश्वस्तता प्रदान गर्ने यसको गन्तव्य रहेको छ, मिसन त्यो रहेको छ। वास्तवमा यो भिजन र मिसनका साथमा महालेखा परीक्षकले आफ्नो काम कारवाहीहरू अगाडि बढाउँदै आएको देखिन्छ। सँगसँगै हजुरको यो एकपल्ट एउटा महालेखा परीक्षकको कार्यालयसँग सम्बन्धित केही कुराहरू हेरौँ। एउटा कार्यालय चिन्नको लागि हजुरले यो चित्रले के देखाइरहन्छ भने, अब महालेखा परीक्षकको अल्टिमेट उद्देश्य के हो त भन्दा, सार्वजनिक स्रोतको प्रभावकारी व्यवस्थापन गर्नको लागि काम गर्ने हो हेर्नु नि त, भनेको महालेखा परीक्षकले लेखा परीक्षण गर्ने, रिपोर्ट दिने, वैदेशिक सहायताको लेखा परीक्षण गर्ने, रिपोर्ट दिने, सम्प्रेषण गर्ने, जे जति काम गर्छ यी सबै काम के को लागि गरेको त भन्दा एउटा लास्टको पोइन्ट हेर्नुहोस् के त, सार्वजनिक स्रोतको प्रभावकारी व्यवस्थापनको लागि गरे भने यसको लागि जुन प्रभावकारी व्यवस्थापन गर्नको लागि पहिला त हाम्रो जुन एउटा स्वतन्त्रता, इमान्दारिता, विश्वसनीयता, व्यावसायिकता, सार्वजनिक हितमा सेवा प्रदान गर्ने जुन हाम्रा यहाँ चाहिँ कोर भ्यालुको कुरा गर्ने, यो कोर भ्यालुमा यो मूल्य मान्यतामा समयमै गुणस्तरीय लेखा परीक्षण सेवा दिने, स्वतन्त्रताको सुदृढीकरण गर्दै लेखा परीक्षणको क्षेत्र स्पष्टता ल्याउने, लेखा परीक्षणको नतिजा सम्प्रेषण सम्प्रेषण र सरकार पक्षसँग सम्बन्ध सुदृढ गर्ने, कार्यालयको संरचना र व्यवस्थापनलाई सक्षम तुल्याउने र पेसागत विकासको माध्यमबाट कर्मचारीको दक्षता अभिवृद्धि गर्ने, यी कामहरू मार्फत हेरौँ है त, यी जुन हामीले कतिवटा काम भने पाँचवटा काम गर्ने भनेको समयमै गुणस्तरीय लेखा परीक्षण सेवा प्रदान गर्ने, कसरी गर्ने त भन्दा स्वतन्त्र रूपमा इमान्दार भएर विश्वसनीय व्यवसायिक त्यहाँ देखाएर सार्वजनिक हितमा सेवा प्रदान गर्ने गरी समयमै लेखा परीक्षण सेवा प्रदान गर्ने, पेसागत विकासको लागि विकासको माध्यमबाट कर्मचारीको दक्षता अभिवृद्धि गर्ने होइन, त्यसै गरी कार्यालयको संरचना व्यवस्थापनलाई सक्षम तुल्याउने, लेखा परीक्षणको जुन हाम्रो नतिजा छ जुन हामीले रिपोर्ट लेख्छौँ त्यो रिपोर्ट चाहिँ सरकार पक्षसँग जुन सम्प्रेषण गरेर सम्बन्धको सुदृढीकरण गर्ने र स्वतन्त्रताको स्वतन्त्रताको सुदृढीकरण गर्दै लेखा परीक्षण अधिकारमा स्पष्ट ल्याउने, स्वतन्त्र हामी हिजो पनि कुरा गर्थ्यौँ अस्ति पनि कुरा गर्थ्यौँ, इन्डिपेन्डेन्सी जुन महालेखा परीक्षकको वित्तीय रूपमा प्रशासनिक रूपमा रिपोर्टिङ जारी गर्ने क्रममा अडिट गर्ने क्रममा स्वतन्त्र प्रवर्तन गर्ने, यो काम गरेमा यसको रिजल्ट के हुन्छ त भनेको यी पाँचवटा काम र यी मूल्य मान्यतामा महालेखा परीक्षकले आफ्नो सेवा दिएको खण्डमा परिणाम भनेर चाहिँ त्यहाँ एरोमा रिजल्ट के हुन्छ, गुणस्तरीय लेखा परीक्षण सेवा प्रदान गर्न सक्छ महालेखा परीक्षकले, यी कुराहरू महालेखा परीक्षक गर्न सहयोग खण्डमा महालेखा परीक्षकले गर्ने लेखा परीक्षण गुणस्तरीय लेखा परीक्षण सेवा हुन्छ। यदि गुणस्तरीय लेखा परीक्षण सेवा महालेखा परीक्षकको कार्यालयबाट देशले पायो भने यसको रिजल्ट के हुन्छ त भन्दा सार्वजनिक स्रोतको प्रभावकारी व्यवस्थापन हुन्छ। जति पनि हाम्रा सङ्घीय सञ्चित कोष, प्रदेश सञ्चित कोष, स्थानीय सञ्चित कोषमा जे जति रकमहरू आएका छन् ती रकमहरू परिचालन भएका छन् त्यो हो स्रोतको प्रभावकारी व्यवस्थापन गर्न सपोर्ट गर्छ भने यसरी हामीले एउटा महालेखा परीक्षक स्वतन्त्र, इमान्दार, विश्वसनीय, व्यवसायिक, सार्वजनिक हितमा सेवा प्रदान गर्दै गुणस्तरीय लेखा परीक्षण सेवा मार्फत सार्वजनिक स्रोतको प्रभावकारी व्यवस्थापनमा संलग्न महत्त्वपूर्ण निकाय हो, देशको एउटा महत्त्वपूर्ण निकाय हो, स्वतन्त्र संवैधानिक अङ्गको रूपमा रहेको निकाय हो भन्नु पर्यो। अब यसपछि अर्को हेरौँ, महालेखा परीक्षकको कार्यालयको अथवा परीक्षकको कार्यालयको चाहिँ उद्देश्य नीतिहरू के छन् त, अब्जेक्टिभहरू के छन् त, कुन उद्देश्य र मोटिभका साथ यो सङ्गठनले काम गरेको छ, कस्तो खालको पोलिसी छ भन्दा यो हामीले हेऱ्यौँ भने एउटा त सार्वजनिक जवाबदेता र पारदर्शिता अभिवृद्धि गर्ने उद्देश्य नीति महालेखा परीक्षकको रहेको छ। यहाँले हेर्नुभएको छ महालेखा परीक्षकको रिपोर्ट आउँछ, जस्तो अस्ति असारमा आयो, असारमा रिपोर्ट आइसकेपछि सार्वजनिक जुन एउटा महालेखा परीक्षकले रेज गरेका इस्युहरूको सम्बन्धमा संसदमा गएर छलफल हुने, त्यसको जवाफहरू दिनुपर्ने, त्यसै गरेर लेखा परीक्षणकै क्रममा जवाफहरू दिनुपर्ने, सँगसँगै महालेखा परीक्षकले जुन इस्युहरू बाहिर लिएर त्यसले पारदर्शिता अभिवृद्धि गर्ने भनेको लेखा पालनमा आर्थिक प्रसारमा पारदर्शिता प्रवर्धन गर्ने पनि महालेखा परीक्षकको उद्देश्य अथवा नीति रहेको छ। भनेको अर्को हामीले सार्वजनिक स्रोतको परिचालनमा मितव्ययिता र कार्यक्षमता कायम गर्ने भनेको मितव्ययितालाई हामी के भनेको थियौँ, कम लागतमा तोकिएको परिमाण, गुणस्तर र समयमा, क्वालिटी, क्वान्टिटी एन्ड टाइम भन्यो होइन, भनेको कम लागतमा भनेको मिनिमाइजेसन द कस्ट, कम लागतमा तोकिएको परिमाण, गुणस्तर र समयमा कुनै वस्तु वा सेवा प्राप्त गर्नु मितव्ययिता भयो। कार्यदक्षता भनेको कम भन्दा कम इनपुट प्रयोग गरेर तोकिएकै गुणस्तरमा आउटपुट ल्याउने, राम्रो आउटपुट ल्याउने, त्यसलाई हामी कार्यदक्षता इफिसियन्सी भन्छौँ हो। महालेखा परीक्षकको उद्देश्य के हो त भन्दा सार्वजनिक स्रोत, हाम्रो जति पनि सार्वजनिक स्रोत छन्, वित्तीय स्रोत, मानवीय स्रोत, जे जे जति स्रोत हामी छन् त्यसलाई परिचालन गर्दाखेरि मितव्ययिता र दक्षता कायम गर्ने उद्देश्य नीति महालेखा परीक्षकको रहेको छ। अर्को सार्वजनिक निकायको प्रभावकारिता वृद्धि गर्ने, यो अब्जेक्टिभ भनेको कस्तो भने महालेखा परीक्षकको एकपल्ट रिपोर्टहरू हजुरले अध्ययन गर्नुभयो भने सेवा प्रवाहमा के समस्या छन्, त्यसै गरी लेखा पालनमा के समस्या छन्, उसले त्यहाँ भएका कमी कमजोरीहरूलाई औँलाइदिएर सुधारको लागि एउटा सुझाव दिने गर्दछ। यसले गर्दा के भने सार्वजनिक निकायको प्रभावकारिता वृद्धि हुन्छ। हिजो नभएका सुविधा क्रमशः थपिँदै जान्छन्, रिपोर्टले देखाएको कमजोरीहरू एनालाइसिस गर्दै गइन्छ। जस्तै तपाईँले अस्ति भर्खरै एउटा हिजो अस्ति मात्रै एउटा आएको उदाहरण यहाँ दिन्छु, वैज्ञानिक वन व्यवस्थापन। सरकारले एउटा वैज्ञानिक वन व्यवस्थापन भन्ने एकतर्फमा नीति ल्यायो, काम पनि भयो, तर महालेखा परीक्षकको रिपोर्टमा के देखि रिपोर्ट हेर्दा के देखियो त भन्दा वैज्ञानिक वन व्यवस्थापन जुन उद्देश्यका साथ ल्याइएको सो उद्देश्यमा काम गरेको छैन। भनेपछि छानबिन समिति गठन भयो, अब सम्भवतः त्यो काम जसरी अव्यवस्थित ढङ्गले भएको छ अबका दिनमा त्यो व्यवस्थित हुन्छ। जुन समितिले दिएको सुझाव पनि यहाँले सुन्नु भएको छ, सार्वजनिक निकायको प्रभावकारिता वृद्धि गर्ने, हिजो जुन उद्देश्यका साथ हिसाबमा नभएको सो उद्देश्य पुरा गर्न बाध्य गर्ने होइन मोटिभ गर्ने पाठ महालेखा परीक्षकको यो अब्जेक्टिभ पोलिसीमा रहेको छ। अर्को प्रशासनिक वित्तीय व्यवस्थापकीय कार्यप्रणालीको स्वच्छता सुनिश्चित सुदृढ र सुधार गर्ने भनेको प्रशासनिक रूपमा वित्तीय रूपमा व्यवस्थापकीय कार्यमा स्वच्छता सुनिश्चित गर्ने प्रशासनिक मैले भनिहालेँ, महालेखा परीक्षकलाई केवल हजुरको फाइनेन्सियल अडिट मात्रै नभएर महालेखा परीक्षक म्यानेजमेन्टको पार्ट पनि हेर्छ, पर्फर्मेन्स अडिट मार्फत म्यानेजमेन्टको पार्ट हेर्छन्। सँगसँगै वित्तीय कुरा त नहेर्ने कुरै भएन, र म्यानेजरियल पार्ट त हेर्ने कुरै नै भयो। यसमा कार्यक्रम स्वच्छता सुनिश्चित सुधार सुदृढीकरण सुधार गर्नुको लागि यसले आफ्नो सुझावहरू दिन्छ। प्रचलित कानुनको परिपालनमा सहयोग पुर्याउने महत्त्वपूर्ण जुन नियमितता मितव्ययता कार्यदक्षता भन्छौँ, यही कानुनको परिपालन सहयोग पुर्याउने भनेको के त नियमितताको लेखा परीक्षण नै हो। अर्कोहरूको अब्जेक्टिभ भनेको स्वविवेकीय कार्यशैलीलाई निरुत्साहित गर्न प्रोत्साहन गर्ने। स्वविवेक यो सबैभन्दा डरलाग्दो विषय, यो प्रशासनिक अधिकारीहरूको डरलाग्दो विषय स्वविवेकीय कार्यशैली भनेको कुनै कानुनले गाइडेड नभए आफ्नै किसिमले काम गर्दै जाने र कानुनी रूपमा चाहिँ नमिल्ने तर आफ्नै स्वविवेकी स्वविवेकीय ढङ्गले गर्ने। कतिपय अवस्थामा कानुनले पनि स्वविवेकी अधिकार प्रदान गर्ने, 5,000 5,000 देखि 50,000 लिन सक्नेछ भनेपछि तपाईँ 5,000 लिए पनि मिल्छ, 50,000 लिए पनि मिल्छ, 25 लिए पनि मिल्छ। हो यस्तो कार्यशैली छ भने यसलाई रिपोर्टमा लेखेरै भनेको निरुत्साहित गरेको हामी पाउँछौँ। अर्को प्रचलित विधि प्रक्रिया तथा कानुन व्यवस्था कमी कमजोरी पहिला सुधारको लागि व्यवहारिक सुझावहरू प्रदान गर्छ यो सङ्गठनले, यो उद्देश्यका साथ भएको छ। सँगसँगै राम्रो काम गर्नलाई पुरस्कृत र खराब काम गर्नलाई दण्डित गर्न प्रोत्साहित गर्ने। अहिले त हजुरको लेखेरै पठाउन सक्ने भन्ने पनि छ, लेखा परीक्षण ऐन 75 आइसकेपछि सार्वजनिक जवाब देताको पालना सम्बन्धमा महालेखा परीक्षकले लेखेर पनि पठाउन सक्ने व्यवस्था छ। राम्रो काम गर्ने परिस्थिति र खराब काम गर्ने दण्डित गर्ने प्रोत्साहित गर्ने उद्देश्य नीतिका साथ यो सङ्गठनले काम गरेको छ भने हामीले एउटा यो लेखा परीक्षण संस्थाको उद्देश्य नीतिहरूमा यी कुराहरू एउटा जवाबदेही पारदर्शिता प्रवर्धन गर्नेदेखि लिएर मितव्ययता दक्षता प्रवर्धन गर्ने, स्थानीय तहको भनेको सार्वजनिक निकायको प्रभावकारिता वृद्धि गर्ने, प्रशासनिक वित्तीय व्यवस्थापकीय प्रणालीको स्वच्छता वृद्धि गर्ने, प्रचलित कानुनको परिपालना गराउने भनेको कानुनको पालना गराउन होइन जोड दिने, स्वविवेकीय कार्यशैलीलाई निरुत्साहित गर्ने, स्वविवेकीय कार्यशैली स्वेच्छाचारी कार्यशैलीलाई निरुत्साहित गर्ने पारदर्शको रहन्छ। त्यसै गरेर प्रचलित विधि प्रक्रियामा भएका चाहिँ कमी कमजोरी पहिल्याउने र त्यसको लागि व्यवहारिक सुझावहरू प्रदान गर्ने र राम्रो काम गर्नेलाई पुरस्कृत र खराब काम गर्नेलाई दण्डित गर्न प्रोत्साहित गर्ने। अब यहाँनिर जस्तो यो अब्जेक्टिभ जुन छ, यदि कुनै साथीले वित्तीय लेखा परीक्षण मात्रै गराउनु भएको छ भने यी सबै कुराहरू त्यो रिपोर्टमा चाहिँ कभर हुँदैन। सबै कुराहरू कभर हुनुको लागि हाम्रो वित्तीय लेखा परीक्षण हेर्नु पर्यो, सँगसँगै कार्यमूलक लेखा परीक्षण दुवै जोड्यौँ भने यी सबै कुराहरू यहाँ गएको हुन्छ। कार्यमूलक लेखा परीक्षणमा यो प्रचलित विधि प्रक्रिया कानुनी व्यवस्था कमी कमजोर त्यसमा रहेको हुन्छ, स्वविवेकीय कार्यशैलीको बारेमा त्यसमा व्याख्या गरिएको हुन्छ, जुन टपिक्स गरे त्यसमा गरिएको हुन्छ। यसरी महालेखा परीक्षकको यो ले यो उद्देश्य नीतिहरूका साथ आफ्नो सेवा राज्यमा प्रदान गर्दै आएको देखिन्छ। अर्को सङ्गठन चिन्ने अर्को माध्यम भनेको सङ्गठनात्मक संरचना हो। हेर्नुहोस् है त, अब अहिलेसम्म महालेखा परीक्षकको कार्यले जस्तो लेखा परीक्षणको दुर्बल पक्ष भन्नुहोस्, लेखा परीक्षणको चुनौती भन्नुहोस् होइन, अब लेखा परीक्षणमा गर्नुपर्ने सुधारहरूमा भन्नु पर्ला, त्यो भन्नु पर्ने के भन्नु पर्यो यहाँले भन्दा, महालेखा परीक्षक भनेको अहिलेसम्म पनि सङ्घीय संरचनामा रहेको छ आज 753 स्थानीय तह 7 वटा प्रदेश हाम्रा जुन 77 जिल्ला रहेका छन् र एउटा सङ्घीय युनिट भयो प्रदेश युनिट स्थानीय तहमा त महालेखा परिषद अहिलेसम्मको संरचना के छ त भन्छ भने सङ्घीय संरचनामा रहेको छ यो प्रदेशहरूमा गएको छैन प्रदेशहरूमा नगएको त्यो हुँदाखेरि के हुने भयो त भन्दा हरेक स्थानीय तहमा गएर स्थलगतै लेखा परीक्षण गर्न केही समस्या हुन्छ जस्तै कुनै कुराहरू जस्तै सेवा प्रदान गर्न लिनको लागि सेवा लिनको लागि के गर्नु पर्दैन सबै तहहरू केन्द्रमै धाउनुपर्ने अहिलेको बाध्यता छ भने यो संरचना हजुरले के ख्याल गर्नु भने एकजना महालेखा परिषद होइन महालेखा परिषद संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त एकजना महालेखा परिषद सबैभन्दा माथिल्लो निकाय सँगसँगै एउटा केन्द्रीय समन्वय समिति भन्ने छ अर्को महालेखा परिषदको सचिवालय भन्छ यो दुईवटा माथि महालेखा परिषदको प्रत्यक्ष निगरानीमा हुन्छन् यो केन्द्रीय समन्वय समिति भन्ने कस्तो भन्छ भने विभिन्न हाम्रा यहाँ फाँटहरू छन् विभिन्न सेक्टरको अडिट डिपार्टमेन्टहरू छन् यो अडिट डिपार्टमेन्टहरूमा भएका विभिन्न इस्युहरू जुन छन् त्यसको कोअर्डिनेसन गर्नुपर्ने अवस्था कुनै कुरा क्लियरेन्स गर्नु पऱ्यो भने यो समन्वय समितिले चाहिँ क्लियरेन्स गरिदिन्छ यो समन्वय समिति यो उपमहालेखा परिषद यसमा हुनुहुन्छ उपमहालेखा परिषद लिड गरेर हुन्छ र कुनै कुरा भयो महालेखा परिषदसँग सरसल्लाह गरेर चाहिँ यो कुनै पनि त्यहाँ लेखा परिषदमा भएका केही लेखा परिषदमा गर्नुपर्ने कुनै नयाँ कुरा केही गर्नुपर्ने समन्वय समितिले डिसाइड गर्छ भने सचिवालयले त महालेखा परिषदको प्रशासनिक कामहरू गर्ने भयो अब त्यसपछि तलको हजुर आउनुभयो भने सचिवालयको अलिअलि लिडिङ निर्देशक तह उपसचिव तहकोले गर्नुहुन्छ अब योभन्दा तल आउनुभयो भने हजुरको के छ भने अब पदहरू अलिक फरक छन् यहाँहरूले जुन सचिव भन्नुहुन्छ महालेखा परिषद कार्यालयमा सचिवको दरबन्दी 4 वटा रहेछ हेर्नु है त 4 वटा सचिव भनेको त्यहाँ सचिवलाई के भन्छ डेपुटी अडिटर जनरल अथवा उपमहालेखा परिषद उपमहालेखा परिषद होइन त्यसले डेपुटी अडिटर जनरल जुन विशिष्ट श्रेणीको पदाधिकारी महालेखा परिषद कार्यालयमा 4 वटा रहेको छ सम्भवतः संवैधानिक अङ्गमा सबैभन्दा बढी सचिव हुने यही अङ्ग हो जस्तै अरूको अख्तियारमा एकजना छ लोकसेवा आयोगमा एकजना छ निर्वाचन आयोगमा एकजना छ होइन त्यो भने तर महालेखा परिषद कार्यालयमा सचिवको दरबन्दी 4 जना रहेको छ उपमहालेखा परिषद यो त सङ्गठनहरूको डिभाइड यहाँ जस्तै सङ्गठन विकास तथा व्यवस्थापन छ आर्थिक तथा सामाजिक विकास एउटा उपमहालेखा परिषद लिने एउटा पूर्वाधार महाशाखा एउटा संवैधानिक निकाय सुरक्षा तथा स्थानीय विकास महाशाखा भन्ने छ अब यहाँ अहिले पछिल्लो क्रममा हजुरको प्रदेशहरू पनि बाँडिएको छ प्रदेश यही यही संरचनामा छ तर त्यो संरचना फाइनल भएर आएको छैन र प्रदेशहरू पनि यही कर्मश बाँडिएको छ प्रदेशमा नखोलियो है यसले गर्दा स्थानीय तहभन्दा भइहाल्छ स्थानीय विकास महाशाखाले यहाँ चाहिँ स्थानीय विकास महाशाखाले कभर गरेको छ भने अब त्यसपछि सचिवभन्दा तल चाहिँ सहसचिव भयो होइन सहसचिवलाई त्यहाँ के भन्छ एसिस्टेन्ट अडिटर जनरल भनेको नायब महालेखा परीक्षक असिस्टेन्ट अडिटर जनरलको त्यहाँ दरबन्दी 14 वटा छ भनेको सङ्गठन व्यवस्थापन महाशाखामा 4 जना भनेको 4 जना आर्थिक सामाजिकमा 3 जना पूर्वाधारमा 4 जना र संवैधानिक निकायमा चाहिँ 3 जना यसरी 14 जनाको दरबन्दी रहेको छ भने त्योभन्दा तल पनि दरबन्दी त्यति खुलाउने जरुरी छैन जस्तो हजुरको निर्देशक भनेको उपसचिव भयो त्यहाँ त्यो उपसचिव निर्देशक भन्छ लेखा परीक्षण अधिकारी भनेको अडिट अफिसर भयो यतातिर शाखा अधिकृत भन्छ त्यतातिर गएपछि लेखा परीक्षण अधिकारी भन्छ त्यसपछि अर्को नासुलाई चाहिँ लेखा परीक्षण अधीक्षक भन्छ त्यहाँ अधीक्षक भनेर भन्छ र त्यसपछि लेखा परीक्षण निरीक्षक भनेको महालेखा परीक्षक भन्दा जुन तलको हजुरले संरचना देख्नु भएको छ यो सबै नेपाल लेखा परीक्षण सेवाबाट आउने कर्मचारीहरू यहाँनिर हुन् सबै निजामती सेवा ऐन अन्तर्गत रहेको नेपाल लेखा परीक्षण सेवाका जनशक्ति हुन् अब यहाँलाई जिज्ञासा होला ड्राइभर होलान् कारले सहयोगी होला त्यसै गरेर हजुरको यहाँ कम्प्युटर अपरेटरहरू होला छ तर त्यो चाहिँ विविध सेवाबाट आएको छ अन्य सेवाबाट आएको छ नेपाल लेखा परीक्षण सेवाको भनेको यही यिनै स्टाफबाट हुन्छ यहाँनिर अडिटमै खटिने भनेको चाहिँ यो नायब महालेखा परीक्षक भन्दा तलको उपसचिव अफिसर नासु र खर्दा यो टिम यो यिनीहरूको टिम गठन भएर लेखा परीक्षणको लागि फिल्डमा खटिने फिल्ड स्टाफ भनेर हामी यिनीहरूलाई लिन्छौँ र निर्देशक लेखा परीक्षण अधिकारी अधीक्षक निरीक्षक फिल्ड स्टाफको रूपमा खटिएका हुन्छन् अनि अब अहिले हजुरको यो जुन सङ्गठन संरचना केन्द्रीय समन्वय समितिमा तर केन्द्रीय समन्वय समितिमा चारजना उपमहालेखा परीक्षक मध्येबाट एकजनाले नेतृत्व गर्ने हो सर? हो, एकजनाले नेतृत्व गर्ने यो यो संगठन विकास तथा व्यवस्थापन महाशाखाको उपमहालेखा परीक्षकले त्यहाँ चाहिँ नेतृत्व गर्नुहुन्छ, निरीक्षक उहाँले भनेको नेतृत्व गर्छ। खर्दा तहको कर्मचारी सर उपमहालेखा परीक्षक भनेको त सचिव भयो, होइन होइन, निरीक्षक भनेको निरीक्षक, यस निरीक्षक भनेको खर्दा, त्यहाँ 25 वटा दरबन्दी छ क्या निरीक्षकको, त्यो खर्दा तलाई चाहिँ त्यहाँ निरीक्षक लेखा परीक्षक निरीक्षक भन्छ क्या। पहिला पहिला सारी निरीक्षक पहिला खर्दा तहकै लेखा परीक्षणमा जान्थ्यो, अरू जाँदैन थियो, इन्सपेक्टरको रूपमा इन्सपेक्सन गरेर जाने गर्थ्यो, अर्को सुपरिन्टेन्डेन्ट इङ्ग्लिसमा चाहिँ अधीक्षकलाई चाहिँ सुपरिन्टेन्डेन्ट भन्छ, लेखा परीक्षण अडिट सुपरिन्टेन्डेन्ट भनेको निरीक्षकको सुपरिन्टेन्ड गर्न जान्थ्यो। अहिले अलि पछिल्लो क्रममा चाहिँ चेन्ज हुँदै हुँदै हुँदै आएर अब अहिले हजुरले हेर्नु भने चेन्ज हुँदै आएर पोस्ट चाहिँ जति जति माथिल्लो अफिसर लेभलमा गयो कि उपसचिव लेभल, अब लेखा परीक्षण फिल्डमा जाने भयो। पहिला चाहिँ निरीक्षक लेभलबाट लेखा परीक्षण हुँदो रहेछ, अहिले कर्मचारी बढ्दै उपसचिव लेभलकै फिल्डमा जाने सिस्टम छ। यो संरचना जुन छ यसमा एक दुईवटा कुरा म यहीँनिर गरेँ। एउटा कुरा त हजुरहरूले देखिरहनु भएको छ, यो संरचना भनेको केन्द्रीकृत संरचना हो। केन्द्रीकृत संरचना अनुसार हाम्रो चाहिँ प्रदेशमा स्थानीय तहमा प्रदेश लेभलमा चाहिँ महालेखा परीक्षक कार्यालय पुग्न सकेको यो संरचना देखाउँछ। त्यसै गरी अर्को कुरा यही संगठन संरचनामा भन्नुभयो भने जुन एउटा महालेखा परीक्षक जति कार्यबोझ बढेको छ, अहिले हजुरको 753 स्थानीय तह नेपालमा थपियो, तपाईँले एकपल्ट ख्याल गर्नुभयो भने करिबन 753 स्थानीय तह थपिँदा 1000 भन्दा बढी आन्तरिक के अरे त्यो 753 हाराहारीमा आन्तरिक लेखा परीक्षकको दरबन्दी थपिएको छ। हेर्नुहोस् है त, तर महालेखा परीक्षक कार्यालय विगतमा जति जनशक्ति थियो त्यो जनशक्तिमा खासै धेरै थपिएको छैन, करिबन त्यो 100-100 हाराहारीमा मात्रै थपिएछ। त्यो जनशक्ति व्यवस्थापनकै चाहिँ एकदम सीमित जनशक्ति ल्याएर आएको छ। यो संगठन संरचनाले प्रदेश स्तरमै गएर गर्न सक्ने गरेर जनशक्ति यहाँ छैन। जस्तै विगतमा पनि 14 जना नयाँ महालेखा परीक्षक थियो, अहिले पनि 14 जनै नयाँ महालेखा परीक्षक छ। यसमा निर्देशकको सङ्ख्या 86 रहेको छ, लेखा परीक्षण अधिकारी केही 90 जना थप गरियो र अधीक्षक पनि केही थप गरियो। तर जुन रूपमा चाहिने अडिट स्टाफ, जुन रूपमा कार्यबोझ बढेको छ, त्यो रूपमा चाहिँ जनशक्ति नथपेको देखिन्छ यो संरचनामा, होइन यो संरचना। त्यसले गर्दा के हुने भयो त भन्दाखेरि लेखा परीक्षण समयमै सम्पन्न गर्न, प्रदेश स्तरमा कार्यालय खोल्न, सबै स्थलको स्थलगत लेखा परीक्षण गर्न यो संरचना चाहिँ गाह्रो हुन्छ, होइन भने संगठन संरचनाले गाह्रो हुन्छ, किनकि प्रदेश स्तरमा पुग्न नसक्ने, तपाईँको रिपोर्ट जति सक्दो चाँडै दिनुपर्ने अवस्था, होइन त्यो अवस्था छ। सँगसँगै अब अडिटका नयाँ नयाँ विधिहरू आइरहेका छन्, ती नयाँ नयाँ विधि अनुसार गर्नको लागि त्यही खालको मेन पावर त्यही सङ्ख्यामा चाहिने हो, त्यो हुँदा छैन। अर्को कुरा यही संरचनामा हजुरले एक दुईवटा अझ अर्को कुरा थाप्छु, जस्तै महालेखा परीक्षक कार्यालयमा अहिले मल्टिडिसिप्लिनरी स्टाफहरू छैन भन्नुपऱ्यो कि, भनेको मल्टिडिसिप्लिनरी भनेको यहाँ जेनरली अहिले कानुन र सूचना प्रविधिको 2 जना त्यहाँ दरबन्दी आएको छ, तर लेखा परीक्षणमा जस्तै इन्टरनेसनल प्र्याक्टिस जस्तै इन्डियामा हेर्नुभयो, पाकिस्तानमा हेर्नुभयो भने के छ भने कृषि क्षेत्रको जनशक्ति त्यहाँ हुन्छ, त्यसै गरेर हजुरको बागवानी सेक्टरको हुन्छ, पशु सेवा सेक्टरको हुन्छ, स्वास्थ्य सेक्टरको हुन्छ, किन महालेखा परीक्षकले त सबै सेक्टरको अडिट गर्ने हो नि त। हो त्यो मल्टिडिसिप्लिनरी यहाँ तपाईँले देख्नुभयो त, निर्देशक लेखा परीक्षण अधिकारी अधीक्षक निरीक्षक भन्यो छैन, त्यहाँ डाक्टरहरू छ त, पशु विज्ञ डाक्टर यस्तो त संरचना देखिएन। यो पनि एउटा हाम्रो अहिले जुन आधुनिक प्रविधिको जुन लेखा परीक्षण गर्न जाँदैछ भने यो पनि एउटा चुनौतीको रूपमा रहेको छ। मलाई विशेषज्ञको सेवा लिन सकिएला, तर आफ्नै दरबन्दीमा हुनु र सेवा लिनु भने फरक विषय हो। यो पनि हामी एउटा कमजोरी कहीँ कतै लेख्नु त्यहाँ एक्जाममा आयो भनेदेखि हामी यो यो पनि ख्याल गरौँ, होइन लेख्न सक्छौँ। अब यसपछि हजुरको यो महालेखा यो भन्नुहोस्। हेलो सर, भन्नु भन्नु। यो अहिले महालेखा परीक्षकमा जम्मा जम्मी दरबन्दी कति सङ्ख्या छ सर अहिले? अब यस्तो छ कि अहिले चाहिँ यो दरबन्दी दलमाथि भइरहेको छ, खासै फिक्स चाहिँ छैन। अहिले चाहिँ 604 हो दरबन्दी, होइन यो पनि फेरि फेरि गएको छ ओएनएमआई भएर, होइन त्यो तपाईँले हिजो अस्ति सुन्नुभयो होला, त्यो चेन्ज भइरहेछ। अहिले चाहिँ 604 छ सङ्ख्या चाहिँ। अब यहाँ मैले के देखाउन खोजेँ भने महालेखा परीक्षकमा जस्तै यो अलिक विस्तृत रूपमा महालेखा परीक्षकका सेवा गराई, महालेखा परीक्षकको मुख्य सेवा के हो, स्रोत व्यवस्थापनको कुरा, यो स्लाइडहरूले एकपल्ट हेर्नुभयो भने महालेखा परीक्षकको बारेमा अलिक विस्तृत जानकारीलाई हुन्छ। जस्तै म पहिला मुख्य सेवाबाटै जाउँ। मुख्य सेवा के हुँदो रहेछ त भन्दा सुरुमा त्यहाँ प्रमाणीकरण भन्ने छ। यो प्रमाणीकरण भने कस्तो भन्नुहुन्छ भने वर्ल्ड ब्याङ्क, एसियाली विकास ब्याङ्क, नोरा, जुन विभिन्न दाता राष्ट्रबाट नेपाल सरकारले जुन स्रोतहरू प्राप्त गर्छ, त्यो स्रोतहरू प्राप्त गरिसकेपछि प्रोजेक्ट एकाउन्ट भन्छ, त्यो प्रोजेक्ट एकाउन्टको प्रमाणीकरण महालेखा परीक्षकबाट हुनुपर्छ। महालेखा परीक्षक भइसकेपछि मात्रै हाम्रो स्रोतबाट आउनुपर्ने त्यो रकमले भ्यालिडिटी पाउँछ। अधिकांश जुन लेखा परीक्षण महालेखा परीक्षक गरिन्छ त्यसको प्रमाणीकरण महालेखा परीक्षकबाटै भएको हुनुपर्छ। भनेको प्रोजेक्ट एकाउन्टहरू प्रमाणित गर्ने, यो एकाउन्ट ठिक छ भन्ने जुन प्रमाणित गर्ने कामहरू महालेखा परीक्षकबाट हुन्छ। अब अर्को व्यवस्थापन पत्र, म्यानेजमेन्ट लेटर भनिन्छ, जो पनि त्यही प्रोजेक्ट एकाउन्टसँग रिलेटेड हो। कुनै पनि प्रोजेक्टको ओभरअल अवस्था के छ, त्यो प्रोजेक्ट कसरी सञ्चालन भइरहेको छ भनेर एउटा दाता राष्ट्र सँगसँगै दातृ निकाय भनौँ, दातृ निकाय र सँगसँगै मन्त्रालयलाई म्यानेजमेन्ट लेटरमा लेटरको रूपमा इस्यु हुन्छ, जारी हुन्छ महालेखा परीक्षकबाट। त्यसै गरी अर्को लेखा परीक्षण राय भन्यो, लेखा परीक्षण राय भनेको चाहिँ हामीले जुन महालेखा परीक्षकको राय लिने व्यवस्था भने संस्थानमा पढाएको थियौँ नि, अधिकांश स्वामित्व भएको सार्वजनिक संस्थानमा लेखा परीक्षणको लागि राय प्रदान गर्ने हो, त्यो राय प्रदान गर्ने काम महालेखा परीक्षकबाट हुन्छ। अर्को सेवा भने के रहेछ त, नेपाल सरकारको अधिकांश स्वामित्व भएका सार्वजनिक संस्थानको लेखा परीक्षण सम्बन्धमा राय दिने काम अर्को रहेछ सेवा महालेखा परीक्षक। अर्को महालेखा परीक्षक सेवा भनेको कार्यमूलक लेखा परीक्षण प्रतिवेदन रहेछ, त्यो त हामी लेखा परीक्षणको पार्ट भयो। अर्को लेखा ढाँचा अनुमोदन, लेखा ढाँचा अनुमोदन अनुमोदनहरूले त्यही संविधानमै हेर्नुभयो भने संविधानमा के भनेको छ भन्दा महालेखा परीक्षकबाट स्वीकृत लेखा ढाँचामा लेखा राखिने, भनेपछि सङ्घ प्रदेश स्थानीय तिनै तहमा परेको हुने लेखा ढाँचा कसले अनुमोदन गर्छ, महालेखा परीक्षकले अनुमोदन गरेपछि मात्रै हजुरको चाहिँ यो चाहिँ लेखा ढाँचाहरू कार्यान्वयनमा आउँछन्। अर्को सम्परीक्षण भनेको छ, हिजो पनि थोरै कुरा त गरेका थियौँ। सम्परीक्षण भनेको लेखा परीक्षण गरिसकेपछि लेखा परीक्षणबाट देखिएका बेरोजुहरूको सम्बन्धमा प्राप्त हुन आएका प्रमाणहरूको जाँच गर्ने कामलाई हामी सम्परीक्षण भन्छौँ। हो, यो सम्प्रेषण कार्य पनि महालेखा परीक्षकबाटै हुन्छ। अब लेखा परीक्षण नियुक्तिमा परामर्श, एउटा नियुक्तिमा परामर्श, अर्को लेखा परीक्षण राय भनेको अडिट ओपिनियनको पार्ट, र अर्को नियुक्ति लेखा परीक्षण नियुक्ति गर्नको लागि परामर्श दिने काम, अर्को सुशासनमा योगदान। हरेक हजुरले हेर्नु भने विभिन्न खालका जुन एउटा भिजन मिसन पनि हामी हेऱ्यौँ, यो सुशासनमा योगदान दिन महालेखा परीक्षकले विभिन्न खालका सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरेको देखिन्छ। अर्को लेखा परीक्षण प्रणाली सम्बन्धमा राय, लेखा परीक्षण प्रणाली कसरी सञ्चालन भएको छ, के कुराहरू अझै सुधार गर्नुपर्छ अब भन्ने कुराहरू, यो एउटा चाहिँ रायहरू पनि यसले दिएको छ। पेसागत संस्थामा प्रतिनिधित्व भनेको जुन हामीले हिजो हेऱ्यौँ, लेखा मान बोर्ड, लेखा परीक्षण मान बोर्ड, त्यसै गरेर अनुशासन समिति, नेपाल चार्टर एकाउन्टेन्ट संस्थाको एउटा उदाहरणको लागि, त्यो संस्थामा मात्रै तिनवटा स्ट्रक्चरमा महालेखा परीक्षक सहभागी रहेछ। पेसागत संस्था भनेको अनुशासन समितिमा महालेखा परीक्षक, लेखामान बोर्डमा महालेखा परीक्षक, लेखा परीक्षण मानमा महालेखा परीक्षक, सँगसँगै इन्टोसाई, एसोसाई, इन्टोसाईमा आफ्नो प्रतिनिधित्व गरेर नेपालको लेखा परीक्षणलाई अन्तर्राष्ट्रिय स्तरको बनाएको, एसोसाईमा प्रतिनिधित्व गरेको, भने यो जुन पेसागत संस्था प्रतिनिधित्व, यो सेवाहरू महालेखा परीक्षकबाट हुँदै आएको छ। अब सेवा गराई भनेपछि अघि हामी त्यो संविधानकै धारा हेर्दा भइहाल्यो, सङ्घ प्रदेश स्थानीय तह, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, संवैधानिक अङ्ग या जिल्ला विकास भन्ने समिति भाषा यो करेक्सन भनेको थियो, यसमा चाहिँ जिल्ला समन्वय समितिहरू भनौँ, त्यो सङ्घ प्रदेश स्थानीय तहभन्दा कभर हुन्छ। अब सरकारवाला भनेको पक्ष, मित्र शक्ति भनेको पक्कै पनि एउटा महालेखा परीक्षकलाई सपोर्ट गर्ने शक्ति भनेको राष्ट्रपति, व्यवस्थापिका, सार्वजनिक लेखा समिति, दातृ निकाय, आइक्यान, सञ्चार क्षेत्र, अन्य सर्वोच्च लेखा परीक्षण संस्था, अनुसन्धान संस्था, विश्वविद्यालय, आन्तरिक लेखा परीक्षकहरू, अन्य लेखा परीक्षकहरू, जुन एउटा प्राइभेट सेक्टरका लेखा परीक्षक, त्यसले पनि एउटा मित्र शक्तिको रूपमा महालेखा परीक्षकमा चाहिँ सपोर्ट गरेको हामी देख्छौँ। त्यसै गरी हजुरको यसमा जुन एउटा रणनीतिक व्यवस्थापन कामको प्रक्रिया हो, यो प्रक्रिया भन्दा पनि पछाडि म कुरा गर्छु प्रक्रियामा, बाह्य शक्तिहरूमा हामीले कानुनी संरचना, स्वशासनको उपलब्धता, कार्यबोझ, सुशासनको स्थिति, व्यवस्थापिकाहरू सहयोग, यसरी हामीले हेर्दा महालेखा परीक्षक यो लेखा परीक्षण रायदेखि लिएर लेखा परीक्षक नियुक्तिमा परामर्श, सम्परीक्षण, लेखा ढाँचाको अनुमोदन, लेखा परीक्षण नै भइहाल्यो होइन, अन्तिम लेखा परीक्षण त भइहाल्यो, कार्यान्वयनको लेखा परीक्षण भइहाल्यो, यी सेवा प्रदान गर्ने एउटा सशक्त सङ्गठन नै, संवैधानिक सङ्गठन नै महालेखा परीक्षक हो भनेर यदि हजुरले अध्ययन गर्नुभयो भने महालेखा परीक्षक कस्तो खालको सङ्गठन रहेछ सजिलैसँग अरे लेख्न जाँच्न सक्नुहुन्छ। महालेखा परीक्षकको बारेमा परिचय लेख्न गाह्रो सम्भवतः पर्दैन त्यो कुराहरू हजुरलाई जानकारी भयो भने। अब यसपछि हामी सरासर जाउँ, अझै महालेखा परीक्षण संवैधानिक व्यवस्थाको कुरा गरौँ। संवैधानिक व्यवस्था पनि हजुरको एकदम जान्नुपर्ने विषय हो। यहाँलाई अफिसरको सेकेन्ड पेपरमा भएको लेखा परीक्षणमा समेत यो संवैधानिक व्यवस्थाहरू आवश्यक पर्छ। लेखा परीक्षण क्वेसन आयो भने यसमा हजुरको संवैधानिक व्यवस्था भयो भने नेपालको वर्तमान संविधानको भाग 22 महालेखा परीक्षणको व्यवस्था रहेको छ। अब यसमा के भनेको छ त भन्दा नेपालमा एक महालेखा परीक्षक हुने, राष्ट्रपतिले संवैधानिक परिषद सिफारिसमा महालेखा परीक्षकको नियुक्ति गर्ने, महालेखा परीक्षकको पदावधि नियुक्तिको मितिले 6 वर्षको हुने, भनेको एक मात्र महालेखा परीक्षक हुन्छन्। अब एकपटक सम्झिनुहोस् अरू संवैधानिक अङ्गमा कतिजना हुन्छन्, महालेखा परीक्षक बाहेक सबैमा 4 जना होइन त, 5 जना भनौँ न प्रमुख चाहिँ, तर महालेखा परीक्षक सिङ्गल अर्गनाइजेसन छ। संसारको सबै देशमा सिङ्गल हुँदैन, लेखा परीक्षण बोर्ड भन्ने हुन्छ कि कतिपय देशमा होइन, लेखा परीक्षण बोर्ड हुन्छ, त्यहाँ पनि 5 जना हुन्छ कि, हाम्रो जस्तो हाम्रोमा सिङ्गल छ, भारतमा सिङ्गल छ, पाकिस्तानमा सिङ्गल छ होइन, श्रीलङ्कामा सिङ्गल छ, र कतिपय उसमा चाहिँ आयोगको रूपमा चाहिँ लेखा परीक्षण आयोग भनेर भन्ने हुन्छ। तर हाम्रो संविधानले र हाम्रो स्ट्रक्चर के हो त भन्दा एक महालेखा परीक्षक हुन्छ, राष्ट्रपतिले संवैधानिक परिषद सिफारिसमा नियुक्ति गर्ने र नियुक्तिको मितिले 6 वर्षको कार्यकाल हुने महालेखा परीक्षक। राष्ट्र समक्ष राष्ट्रपति समक्ष लिखित ऐनामा दिएमा उमेर 65 वर्ष पुरा भएमा, निजको विरुद्ध महाभियोग प्रस्ताव पारित भएमा, शारीरिक वा मानसिक अस्वस्थता कारण सेवामा रहे कार्य सम्पादन गर्न असमर्थ रहेको भने संवैधानिक परिषद सिफारिसमा राष्ट्रपतिबाट पदमुक्त गरेमा वा निजको मृत्यु भएमा महालेखा परीक्षकको पद रिक्त हुने व्यवस्था छ। करिकुलर अरू संविधान अङ्ग हुन त हजुरको टपिक छैन कि पढ्नु भने यो यसलाई मात्रै भने जस्तो लाग्छ। अब खरि अरू संविधान अङ्गसँग मिल्दो जुल्दो हुन्छ यो यो पोइन्ट चाहिँ। अब कुन अवस्थामा हटाइन्छ त भन्दा लिखित राजीनामा दिए, 65 वर्ष पुरा भयो, महाभियोग प्रस्ताव पारित भयो, शारीरिक वा मानसिक अवस्था कारण सेवा गर्ने कार्यसँग असमर्थ भएको भने संवैधानिक परिषद सिफारिसमा राष्ट्रपतिले पदमुक्त गरेमा अथवा मृत्यु भएमा महालेखा परीक्षकको पद रिक्त हुन्छ। एउटा अर्को कुरा बुझ्नुपर्ने के हो त भन्दा महालेखा परीक्षकको पुनर्नियुक्ति हुँदैन, पुनर्नियुक्ति गर्न पाइँदैन, एकपटक नियुक्ति भएपछि सक्यो। त्यस्तै कुन योग्यता भएको व्यक्ति महालेखा परीक्षकमा नियुक्ति हुन सक्छ त, कस्तो योग्यता हाम्रो संविधानले पहिचान गरेको छ त भन्दा मान्यता प्राप्त विश्वविद्यालयबाट व्यवस्थापन, वाणिज्य शास्त्र वा लेखामा स्नातक उपाधि प्राप्त गरी वा चार्टर एकाउन्टेन्सी परीक्षा उत्तीर्ण गरी नेपाल सरकारको विशेष श्रेणीको पदमा काम गरेको वा लेखा परीक्षण सम्बन्धी काममा कम्तीमा 20 वर्ष अनुभव प्राप्त गरेको भनेको। यहाँनिर अहिलेको हाम्रो योग्यता हेऱ्यो भने के देखियो त, व्यवस्थापन, वाणिज्य शास्त्र वा लेखामा, यहाँहरू व्यवस्थापन वाणिज्य शास्त्र यो धेरै फरक अर्थ राख्दो रहेछ। जस्तै यो अहिले चाहिँ हाम्रो अडिट अफिसरमा एमपिए पढेकोले दिन पाउँदैन, व्यवस्थापन त हो नि, तर महालेखा परीक्षकमा चाहिँ व्यवस्थापन भनेको छ, वाणिज्य शास्त्र भनेको छ, तर अफिसरहरूमा के भन्छ व्यवस्थापन भन्दै वाणिज्य शास्त्र भन्ने हुन्छ, वाणिज्य शास्त्र व्यापार प्रसारण भन्ने हुन्छ। फेरि व्यवस्थापन वाणिज्य शास्त्र लेखामा स्नातक उपाधि भनेको ब्याचलर पास गरेको हुनुपऱ्यो वा चार्टर एकाउन्टेन्सी परीक्षा उत्तीर्ण गर्नु पर्यो र नेपाल सरकारको विशेष श्रेणीको पदमा काम गरेको हुनु पर्यो, भनेको सचिव लेभलमा काम गर्नु पर्यो र ब्याचलर पास गरेको भयो एउटा योग्यता त्यो भयो। अब वा भनेपछि अर्को योग्यता लेखा परीक्षण सम्बन्धी काममा कम्तीमा 20 वर्ष अनुभव प्राप्त गरेको, जस्तो कुनै भने अडिट फर्म खोलेर कसैले 20 वर्ष चाहिँ अडिट गरेर रहेछ भने लेखा परीक्षक सम्बन्धी काममा 20 वर्षको अनुभव भयो कि भएन उसले पनि महालेखा परीक्षक हुन पाउँछ, योग्यता निर्धोक्छ। तर अहिलेसम्म व्यवहारिक कुरा गर्नुहुन्छ भने यो लेखा परीक्षक सम्बन्धी काममा कम्तीमा 20 वर्ष अनुभव प्राप्त गरेको व्यक्ति भन्दा पनि विशेष श्रेणीको पदमा काम गरेको व्यक्ति नै महालेखा परीक्षकको रूपमा नियुक्ति भएको देखिन्छ। अर्को हजुरको योग्यता भनेको नियुक्ति हुँदाका बखत कुनै राजनीतिक दलको सदस्य नरहेको, अध्ययन त गर्नै पर्यो होइन, राजनीतिक दलको सदस्य नभए नियुक्ति पाएको त छैन होला है। विश्वविद्यालयका पदाधिकारीदेखि लिएर त्यो त हजुरले अब आलोचना कतै लेख्नु पर्यो भने लेख्दा भइहाल्यो, भागभन्डाको राजनीति यहाँलाई थाहा छँदै छ, यसमा पनि लेख्ने मिल्छ। संविधान अङ्गको पदाधिकारी चाहे अख्तियार महालेखा परीक्षक लोकसेवा जता गरे पनि पार्टीगतै भागभन्डा हामी देखिरहेछौँ, व्यावहारिक त्यो होला राम्रा नराम्रा आफ्नै पक्ष होला। तर यो संविधानले परिकल्पना गरेको के भने नियुक्ति हुँदाका बखत कुनै राजनीतिक दलको सदस्य नरहेको व्यक्ति मात्रै महालेखा परीक्षक हुन सक्छ। अर्को 45 वर्ष उमेर पुरा भएको, 45 वर्ष हरेक संविधान अङ्गमै छ यो एक्सेप्ट मानव अधिकार आयोग होइन, मानव अधिकार आयोगमा चाहिँ यो उमेर हुँदैन। र सँगसँगै उच्च नैतिक चरित्र भएको, उच्च नैतिक चरित्र भएको यो 4 वटा योग्यता चाहिँ महालेखा परीक्षक हुनको लागि पर्याप्त हुन्छ। भनेको ब्याचलर पास हुन पर्यो केमा, व्यवस्थापन वाणिज्यशास्त्र लेखामा, अथवा चार्टर एकाउन्टेन्सी जाँच उत्तीर्ण गरे पनि भयो, अथवा लेखा सम्बन्धी काममा 20 वर्षको अनुभव भए पनि भयो पढ्ने कुरा। राजनीतिक दलको सदस्य हुनु भएन तत्काल, 45 वर्ष उमेर पुरा भएकै हुनु पर्यो, र उच्च नैतिक चरित्र पनि कायम भएको हुनु पर्यो, र महालेखा परीक्षक भइसकेको व्यक्ति अन्य सरकारी सेवा नियुक्तिको लागि ग्राह्य हुँदैन। कुनै छानबिन उसमा राख्नु चाहिँ मिल्छ, तर अन्य सेवाको लागि ग्राह्य हुँदैन, पुनर्नियुक्ति पनि हुने रहन्छ, अन्य सेवाको लागि ग्राह्य पनि हुँदो रहन्छ महालेखा परीक्षक भइसकेको व्यक्ति। अब अर्को संवैधानिक व्यवस्थामा हजुरको महालेखा परीक्षकको काम कर्तव्य र अधिकार भनिन्छ, यसमा 5 वटा काम छ, हेर्नु है त 5 वटा काम छ हजुरले। यो काम कर्तव्य अधिकार एउटा म सर्टली कुरा गरौँ, जस्तै एउटा सङ्घ प्रदेश स्थानीय तहको लेखा परीक्षण गर्ने कसरी त भन्दा नियमितता मितव्ययता कार्यदक्षता प्रगत औचित्य नियमी काप्र औ होइन, भनेको सङ्घ प्रदेश स्थानीय तहको नियमितता मितव्ययता कार्यदक्षता प्रयोगता औचित्य सम्बन्धको विचार गरी लेखा परीक्षण गर्ने काम। अर्को दोस्रो काम के भन्छ भन्दा परामर्श दिने, के लेखा परीक्षक नियुक्तिमा परामर्श दिने हो। कहाँ लेखा परीक्षक नियुक्तिमा भन्दा 50% भन्दा बढी सेयर अधिकारमा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व भएको सङ्गठित संस्थाको लेखा परीक्षक नियुक्त गर्दा महालेखा परीक्षकसँग परामर्श गरिनेछ भनेको, र सँगसँगै त्यस्तो सङ्गठित संस्थाको लेखापन गर्दा आफ्नो सिद्धान्तको सन्दर्भमा महालेखा परीक्षकले आवश्यक निर्देशन दिन सक्ने, भनेको सङ्गठित संस्था जुन 50% भन्दा बढी जायदातमा नेपाल सरकार प्रदेश सरकारको स्वामित्व छ भनेदेखि त्यो सङ्गठित संस्थाको लेखा परीक्षक नियुक्ति गर्दा महालेखा परीक्षकसँग परामर्श लिनुपर्ने, भनेको महालेखा परीक्षकले परामर्श दिनु पर्दो रहेछ, र लेखा परीक्षण गर्दा अप्नाउनु पर्ने सिद्धान्त समेत महालेखा परीक्षकले तोक्दो रहेछ। दोस्रो काममा पहिलो अडिटको पार्ट भयो, दोस्रो परामर्शको पार्ट हो, परामर्श दिने र निर्देशन दिने पार्ट दोस्रो भयो। अब एकपटक तेस्रो हेर्नुहोस् त, सर्टली हेर्नुहोस् त, यो बिना अवरोध सूचना पहुँचको सिद्धान्त भनेको थियो नि, यहाँनिर हेर्नु तेस्रो कामका लागि लेखा सम्बन्धी कागजपत्र जुनसुकै बखत हेर्न पाउने अधिकार छ महालेखा परीक्षकको। त्यसका कुनै कर्मचारीले माग गरेको जुनसुकै कागजपत्र जानकारी उपलब्ध गराउनु सम्बन्धित कार्यालय प्रमुखको कर्तव्य हुनेछ, भनेको तेस्रो के रहेछ सूचनाको कुरा रहेछ होइन। महालेखा परीक्षकले लेखा परीक्षण गर्दा आवश्यक पर्ने सूचनाहरू जुनसुकै बखत माग्न पाउँछ, हेर्न पाउँछ, दिनेले पनि दिन पाउँछ। चौथोमा जाउँ, लेखा ढाँचाको कुरा, लेखा परीक्षण गर्ने लेखा सङ्घीय कानुन बन्छ महालेखा परीक्षकले तोकेको ढाँचामा राखिने, भनेको सङ्घ प्रदेश स्थानीय तिनै तहको लेखा ढाँचा कसले तोक्दो रहेछ महालेखा परीक्षकले। यसमा एउटा क्लियर हजुरहरूले के हुनु पर्यो भने लेखा ढाँचाको तयारी, लेखा ढाँचाको कार्यान्वयन महालेखा नियन्त्रक कार्यालयले गर्छ, हेर्नुहोस् है त, लेखा ढाँचाको तयारी तर्जुमा गर्ने, त्यसलाई इम्प्लिमेन्टेसन गर्ने चाहिँ महालेखा परीक्षक कार्यालय भयो, त्यो लेखा राजा स्वीकृति चाहिँ कसले गर्छ त भन्दा महालेखा परीक्षकका छ। यही भनेको उपधारा चारले चाहिँ लेखा परीक्षण गर्ने लेखा सङ्घीय कानुन बमोजिम महालेखा परीक्षकले तोकेको ढाँचामा राखिने। अब पाँचौँमा के छ भन्दा अनेक काम पनि सुम्पन सक्ने महालेखा परीक्षकलाई भन्न खोजेको त्यो भनेको भनेको कार्यले माथि जुन हामी उल्लेख गऱ्यौँ नि एक नम्बरमा हजुरले जुन देख्नुभयो सङ्घ प्रदेश स्थानीय तहका कार्यालयहरू जुन देख्नुभयो त्यसको अलावा अन्य कार्यालय पनि महालेखा परीक्षकबाट लेखा परीक्षण गर्नुपर्ने गरी सङ्घीय कानुन बमोजिम व्यवस्था गर्न सकिने। जस्तै उदाहरणको लागि एकपटक माथि हेर्नुहोस् त यो टपिक्सले हजुरले देखेको एक नम्बर टपिक्सले त्रिभुवन विश्वविद्यालय पोखरा विश्वविद्यालय समेट्छ, पूर्वाञ्चल विश्वविद्यालय सुदूरपश्चिम मध्यपश्चिम समेट्छ समेट्दैन हो, त्यो पनि हामी विश्वविद्यालयमै महालेखा परीक्षकलाई अडिट गर्ने गरी कानुन ल्यायौँ कि। भनेको त्रिभुवन विश्वविद्यालय एनमा के लेख्यौँ, त्रिभुवन विश्वविद्यालयको लेखा परीक्षण महालेखा परीक्षकबाट हुने सङ्घीय कानुन हो कि त्रिभुवन विश्वविद्यालय एन। त्यस्तै पोखरा विश्वविद्यालय एनमा के लेख्यौँ, पोखरा विश्वविद्यालयको अन्तिम लेखा परीक्षण महालेखा परीक्षकबाट हुने। भनेको यस्तो कुनै सङ्गठनको लेखा परीक्षण गर्ने गरी कानुनी व्यवस्था पनि गर्न सकिन्छ भने पाँच नम्बरले भनेको भनेको पाँचवटा काम के रहेछन्। फेरि म यहाँलाई रिमाइन्ड गरेँ, पहिलो अडिट गर्ने काम भन्यो, नियमितता मितव्ययिता कार्यदक्षता प्रभावकारिता औचित्य समेतको विचार गरी सङ्घ प्रदेश स्थानीय तहको लेखा परीक्षण गर्ने काम पहिलो भन्यो। दोस्रो काम के भन्यो, लेखा परीक्षक नियुक्तिमा परामर्श भन्यो, 50% वा सोभन्दा बढी जागिरतामा नेपाल सरकार प्रदेश सरकार लगाइन्छ भनेदेखि त्यहाँ लेखा परीक्षक नियुक्तिमा परामर्श दिने र त्यो लेखा परीक्षक निर्देशन दिने काम चाहिँ महालेखा परीक्षकको दोस्रो काम रहेछ। तेस्रो काममा हामी के भनौँ, सूचना प्राप्तिको भने महालेखा परीक्षकलाई जुनसुकै कागजात हेर्न सक्ने अधिकार हुन्छ र देखाउनु पनि सम्बन्धित कार्यालयको कर्तव्य हुन्छ भन्यो। चौथोमा के भन्यो, लेखा ढाँचाको अनुमोदनको कुरा गर्यो, लेखा ढाँचाको स्वीकृतिको कुरा गर्यो। पाँचौँमा के भने हामी पाँचौँ भनेको अन्य सङ्घीय कानुन भन्यो, अन्य निकायको पनि चाहिँ लेखा परीक्षण गर्ने गरी महालेखा परीक्षकले व्यवस्था गर्न सकिन्छ भन्यो। यी पाँचवटा कुराहरूले अलि एकदम हेर्नु होला कन्फ्युज हुँदैन, सजिलो छ। म यहाँले चाहिँ सुरुमा लेखा परीक्षण भन्नुहोस्, दोस्रोमा परामर्श भन्नुहोस्, तेस्रोमा सूचनाको पहुँच भन्नु, सूचनामा पहुँच भन्नु, चौथोमा लेखा ढाँचाको कुरा गर्नु, पाँचौँमा सङ्घीय कानुन बमोजिम अन्य कार्यालयको लेखा परीक्षण गर्न टोक्न सकिने भन्नु। यति भएपछि काम कर्तव्य अधिकार यहाँलाई त्यो सबै कुरा जस्ताको जस्तै आवश्यक पर्दैन, यहाँले संक्षेपमा जान्दामै हुन्छ। त्यस्तो डिटेल जस्ताको जस्तै ठ्याक्कै संविधान बमोजिमिक महालेखा परीक्षक काम कर्तव्य अधिकार लेख्नुहोस् भने त्यो लेभलको यहाँको क्वेसन हुँदैन। त्यो कुराले चाहिँ यो काम कर्तव्य अधिकार आफ्नो किसिमले लेख्नको लागि यिनै पाँचवटा विषयवस्तुहरू अडिट परामर्श सूचनामा पहुँच त्यसै गरी लेखा ढाँचा अन्य कार्यालयको लेखा परीक्षण गर्ने गरी तोक्ने भन्ने पाँचवटा कुराहरूले ख्याल गर्नु पर्यो। अब लास्टमा संविधानमा अर्को महालेखा परीक्षक जोडिएको धारा कुन भन्दा धारा 294 यसले के भन्छ त भन्दा महालेखा परीक्षकले वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस गर्ने र राष्ट्रपतिले प्रधानमन्त्री मार्फत त्यस्तो प्रतिवेदन सङ्घीय संसद समक्ष पेस गर्न लगाउने, साथै प्रत्येक प्रदेशको काम कारवाही सम्बन्धमा अलग अलग प्रतिवेदन तयार गरी प्रत्येक प्रदेश प्रमुख समक्ष पेस गर्न सक्ने। यो भनेको के भने महालेखा परीक्षकलाई स्पेसिफिक गरेर भन्नुभन्दा पनि सबै संविधान अङ्गको कुरा यहाँ यो धाराले गरे, महालेखा परीक्षक अख्तियार लोक सेवा आयोग सर्वोच्च जति पनि हाम्रो संविधान अङ्ग भनौँ न सबै संविधान अङ्गको बारेमा एउटा धाराले बोलेको छ। पहिला छुट्टा छुट्टै हो नि त, अहिले नयाँ यो नयाँ संविधान अनुसार चाहिँ 294 के भन्छ त महालेखा परीक्षकले आफ्नो रिपोर्ट राष्ट्रपति समक्ष पेस गर्छ, राष्ट्रपतिले प्रधानमन्त्री मार्फत संसदमा पेस हुन्छ, सङ्घको केसमा प्रदेशको केसमा यसले के भन्छ हरेक प्रदेशमा छुट्टा छुट्टी अलग अलग प्रतिवेदन तयार गर्न सकिन्छ र प्रदेशमा रिपोर्ट पेस गर्ने कुरा संविधानले गर्दैन। मैले हिजो पनि भन्थेँ प्रदेशमा रिपोर्ट पेस गर्ने कुरा केले गरेको छ, लेखा परीक्षण ऐन 75 गरेको छ, प्रदेश प्रमुख समक्ष दिन्छ, प्रदेश प्रमुखले मुख्यमन्त्री मार्फत प्रदेश सभामा पेस गर्छ होइन। र स्थानीय तहको केसमा हामी भनेको थियौँ तर स्थानीय तहको केस त्यतिर कुरा गर्नु, स्थानीय तहमा पनि के त महालेखा परीक्षकलाई आफ्नो रिपोर्ट स्थानीय प्रमुखलाई दिन्छ, प्रमुखले चाहिँ सभामा पेस गर्नेछ भन्ने कुरा गरेका थियौँ। भने यसरी महालेखा परीक्षकको काम कर्तव्य अधिकार जुन संवैधानिक व्यवस्था हामीले हेऱ्यौँ भने महालेखा परीक्षक कस्तो खालको सङ्गठन रहेछ, के काम कर्तव्य अधिकार गर्दछ, महालेखा परीक्षकको रिपोर्ट कहाँ पेस हुँदोरहेछ, कुन योग्यता भएको व्यक्ति महालेखा परीक्षकको लागि ग्राह्य हुँदो रहेछ भन्ने कुराहरू हामीले राम्रोसँग यसमा अध्ययन गर्न सक्छौँ। र कानुनी व्यवस्था पहिलो कुन रहेछ त संविधान भन्ने रहेछ, होइन, महालेखा परीक्षक र कानुनी व्यवस्था चाहिँ पहिलो हामी संविधानको कुरा गऱ्यौँ र डिटेलै भने संविधान भएको कुराहरू हेऱ्यौँ। त्यसै गरेर हजुरको यो लेखा परीक्षण ऐन 75 पनि अर्को कानुनी व्यवस्था हो। मैले यहाँ लेखा परीक्षण ऐन 75मा सबै कुरा ल्याएको छैन, मेन कुराहरू जस्तै हजुरको लेखा परीक्षण ऐन 75 दफा 8 अनुसार परीक्षण गर्ने विषयहरू भने धेरै 31 कुरा छन्। त्यो 31 कुरामध्ये यहाँ संक्षेपीकरण गरेर हजुरहरूलाई के भने, अडिटमा त्यो दफाको कुन कुन कुराहरू जस्तै वित्तीय लेखा परीक्षणमा हेरिन्छ त, होइन, त्यहाँ भएका सेलेक्सन गरेर यहाँ राखेको वित्तीय लेखा परीक्षणसँग मिल्दोजुल्दो यहाँ राखिएको छ सबै, त्यो सबै यहाँ आएको छ संक्षेपमा चाहिँ हेर्दैछौँ। भनेको लेखा परीक्षण ऐन 75 महालेखा परीक्षकले परीक्षण गर्नुपर्ने विषयहरू स्पष्ट गरेको छ। यो लेखा परीक्षण ऐन 75 भनेको महालेखा परीक्षकले लेखा परीक्षण गर्दा अपनाउनु पर्ने कार्यविधि, महालेखा परीक्षकले लेखा परीक्षण क्षेत्र तोक्ने, महालेखा परीक्षकले लेखा मानहरू तोक्न सक्ने, यी सम्पूर्ण अधिकारहरू यो कानुनी व्यवस्था अन्तर्गत महालेखा परीक्षकले पाएको हो। भने महालेखा परीक्षकले कुन कुन कुरा हेर्नेले निर्दिष्ट गर्छ त भन्दा, फाइनेन्सियल अडिट वित्तीय लेखा परीक्षणमा के भन्छ भन्दा, तोकिएको ढाँचामा वित्तीय विवरण तयार भए कारोबारको सही तथा यथार्थ स्थिति चित्रण गरेको छ कि छैन भन्ने हेर्ने भनेको छ। भनेको तोकिएको ढाँचामा महालेखा परीक्षकले ढाँचा तोकेको छ, सङ्घ प्रतिस्थानीय तिनै तहको लागि तोकिएको छ, त्यो तोकिएको ढाँचामा फाइनेन्सियल स्टेटमेन्ट तयार भएको भएन, र तयार भएको फाइनेन्सियल स्टेटमेन्ट ट्रु एन्ड फेयर छ कि छैन। अर्को वित्तीय कारोबार र प्रतिवेदन प्रणाली स्वीकृत ढाँचामा तयार भएको छ कि छैन, जस्तै वित्तीय कारोबारहरू फाइनेन्सियल जति ट्रान्जेक्सन हुन्छन् तिनीहरूको प्रतिवेदन प्रणालीहरू छन् स्वीकृत ढाँचामा भयो कि भएन, तयार भयो कि भएन। अहिले जस्तै नेप्सासकै कुरा गऱ्यौँ, नेप्सास बनाउने अहिले स्थानीय त सबै नेप्सास प्रयोग गरेर वित्तीय विवरण बनाउने भनेको छ, प्रदेश मन्त्रालयले बनाउने भनेको छ, त्यसै गरेर हजुरको यो सङ्घीय मन्त्रालयले बनाउने भनेको छ। अब यो तयार भयो कि भएन, नगदी जिन्सी तथा अन्य सरकारी सम्पत्तिको हानि नोक्सान दुरुपयोग हुन नपाउने गरी सम्पत्तिको अभिलेख उपयोग र संरक्षणको पर्याप्त व्यवस्था मिलाएको र अनुसरण गरेको छ कि छैन। भनेको कार्यालयमा हुने नगद भयो, जिन्सी भनेको माल सामान भयो, अन्य सरकारी सम्पत्तिको हानि नोक्सान दुरुपयोग हुन नपाउने गरी अभिलेखहरू के छन् त भनेर परीक्षण गर्नु पर्यो। अर्को राजस्वहरू समस्त आमदानी धरोटी समेतको लेखा ठिक रहेको छ कि छैन, राजस्व भयो अरू समस्त आमदानीहरू भयो र सँगसँगै धरोटी, धरोटी भनेको कतिपय साथीहरूलाई के रहेछ शब्द भनिरहेको, डिपोजिट हो यो, धरोटी भनेको डिपोजिट हो। यो कस्तो भने कुनै काम टुङ्गो नलागेसम्म जमानत बापत राखिएको रकमलाई हामी धरोटी भन्छौँ हो। सेवा गराईबाट लिएको धरोटीहरू ठिक ढङ्गले लेखा राखिएको छैन, किन धरोटी भनेको सरकारको सम्पत्ति होइन, सरकारको आमदानी होइन, त्यो दायित्व हो। धरोटीमा राखेको रकम त निश्चित अवधिभित्र फिर्ता गर्नुपर्ने हुनसक्छ, त्यो यसको लेखाहरू कस्तो छ, राजस्व आमदानी कसरी गरिएको छ, अर्को आन्तरिक नियन्त्रण व्यवस्था प्रभावकारी रहेको छ कि छैन भन्ने कुराको निश्चितता प्रदान गर्छ वित्तीय लेखा परीक्षणमा। यी कुराहरू मिनिमम यति कुराहरू महालेखा परीक्षणले परीक्षण गर्नुपर्छ भनेर भन्छ। त्यसै गरेर हजुरको परिपालनाको लेखा परीक्षण कम्प्लायन्स अरे जुन हामी नियमितता भन्छौँ, नियमितताको लेखा परीक्षणमा परिपालना कम्प्लायन्समा के कुराहरू हेर्नु पर्यो कम्प्लायन्समा भन्दा, अघि फाइनेन्सियलको कुरा गर्यो, अब कम्प्लायन्सको कुरा भने कानुनसँग मिल्दोजुल्दो कि कानुनमा के छ व्यवहारमा के छ भनेको थियो नि त्यही कुरा यहाँ हेर्नुहोस् त, विनियोजन एन बमोजिम स्वीकृत सीमाभित्र रहे निर्दिष्ट परिमाणमा खर्च गरेको हो कि होइन, विनियोजन एन एप्रोप्रिएसन एक्ट भन्छ कि, भनेको हरेक शीर्षक उपशीर्षकमा रकमहरू एलोकेसन गरिन्छ, तलब भत्ता दैनिक विभिन्न हेडिङ सब हेडिङमा गरिन्छ हो, त्यो ऐनले जुन सीमा स्वीकृत गरेको छ जुन काममा खर्च गर्ने भनेको छ सोही काममा खर्च भएको छ कि छैन, भनेको फाइनेन्सियल के अरे कम्प्लायन्स अहिले त्यो हेर्नुपर्ने हो। दिएको छ तपाईँलाई तलबमा पैसा, तपाईँले खर्च गरिदिनु भयो पोसाकमा, हेर्नु है त उदाहरण, तपाईँले तलब भनेर पैसा दिएको छ, त्यो पैसा कुन शीर्षकमा गर्दै हुन्छ पोसाकमा, भने स्वीकृत सीमाभित्र तपाईँ रहनु भयो रहनु भएन। अर्को अर्को उदाहरण यहाँलाई दिन्छु, जस्तै हजुरको कारले सामान भन्ने पैसा छ, कारले सामानमा यहाँको पैसा स्वीकृत भइरहेको छ, तर तपाईँ कारले सामानको पैसा फेरि तलबमा लेखेको हुन्छ। यो विनियोजन यसले तपाईँलाई स्वीकृत जुन सीमा दिएको छ त्यो सीमाभित्र खर्च भएको छ कि छैन जाँच गर्नुपर्छ भनेको छ। अर्को जवाबदेही तर जिम्मेवारी पुरा भएको हो कि होइन, लेखा प्रमुख, कार्यालय प्रमुख, स्टोर प्रमुख, कार्यक्रम प्रमुख जो हुनुहुन्छ उहाँहरूले जुन जवाबदेही जिम्मेवारी पूरा रूप पूर्ण रूपमा गर्नुभएको छ कि छैन। अर्को आर्थिक कारोबार गर्दा ऐन कानुनको पालना गरेको एवं पुष्टाइ गर्ने यथेष्ट प्रमाण आए। अहिले पनि हजुरको आर्थिक कारोबार हामीले गर्दा आर्थिक कार्यविधि नियमावली, आर्थिक कार्यविधि र वित्तीय उत्तरदायित्व ऐन अनुसारका प्रमाण कागजात स्पष्टसँग राखेर मात्रै आर्थिक कारोबार गर्नुपर्ने हुन्छ। हो त्यो गरेको छ कि छैन हजुरको? यहाँले आम्दानी गर्दाखेरि पनि स्पष्ट प्रमाण राख्नु पर्यो। जस्तै एउटा सामान्य उदाहरण यहाँ मलाई यहाँलाई दिउँ, एउटा कुनै स्थानीय तहले घर जग्गा कर लिन्छ भने, घर कर लिन्छ होइन, लिन्छ भने त्यो घर कर लिएको बेस के हो त्यो प्रमाण त्यहाँ डकुमेन्ट हुनु पर्यो। त्यो डकुमेन्ट नभई उसले लिएको छ भने त्यति नै कसरी लियो, एज अडिटर कसरी थाहा पाउनुहुन्छ तपाईँ? थाहा हुँदैन। त्यो भएको हुनाले हरेक आम्दानीमा हरेक खर्चमा पुष्टाइ गर्ने डकुमेन्टहरू छ कि छैन, कानुनसम्मत तौरले राजस्व लगायत समस्त आम्दानी धरोटी निर्धारण असुलले दाखिला गरेको छ कि छैन, र प्रचलित कानुनले व्यवस्था गर्ने रूप अनुगमन भएको हो कि होइन, अनुगमनको काम हुन सक्यो कि सकेन, यी कुराहरू परिपालनाको कम्प्लायन्स लेखा परीक्षणमा हेर्ने मिनिमम पनि यति कुराहरू हेर्नै पर्छ भन्ने कुरा गर्छ। अर्को पर्फर्मेन्स अडिटमा कति कुरा हेर्नु पर्यो भन्छ लेखा परीक्षण यसले भन्दा, पर्फर्मेन्स अडिटमा के कुराहरू हेर्ने भन्छ भन्दा, खर्च गर्दा मितव्य व्यवस्था अवलम्बन गरेको छ कि छैन, मितव्य व्यवस्था खर्च गर्दा कम लागतमा तोकेको परिमाण गुणस्तर समयमा वस्तु र सेवा प्राप्त गर्ने कोसिस गरे कि गरेन, अर्को कार्यक्रम अनुसार निर्धारित समयमा त्यो प्रगति हासिल गरे कि गरेन। यो कस्तो हुन्छ भन्छ भने हरेक सरकारी कार्यालयमा आर्थिक वर्षको सुरुवातमा विभिन्न कार्यक्रमहरू निर्धारण गरिएको हुन्छ, बाटो खन्ने कति किलोमिटर होइन, त्यसै ग्राभेल गर्ने कति किलोमिटर, पेच गर्ने कति किलो, यस्तै कार्यक्रमहरू टुक्रे टुक्रा हुँदाखेरि विभिन्न बाटो खन्ने हुनसक्छ, पेच गर्ने हुनसक्छ, धारो निर्माण हुनसक्छ, कुलो निर्माण हुनसक्छ। हो त्यो कार्यक्रमहरू जुन छ त्यो कार्यक्रम निर्धारित समय त प्रगति भयो कि भएन, अर्को कार्यालयको कार्य प्रकृति अनुसार सेवा प्रवाह र स्तर उपयुक्त प्रयोग रहेको छ कि छैन, कार्यालय र निकायको उद्देश्य कार्यक्रम अनुसार लक्ष्य र उपलब्धि हासिल भएको हो कि होइन, होइन उद्देश्य अनुरूप चाहिँ लक्ष्य प्रगति हासिल गर्न सकियो सकेन, अर्को लक्ष्य प्रगति लागत खर्च अभिले राखिनु छ पर्याप्त र भरपर्दो रहेको छ कि छैन, लागतको तुलना मना प्रतिफल मनासिब रहेको छ कि छैन, लागत एकदम लागेको हुनसक्छ अनि रिटर्न चाहिँ कम हुनसक्छ, हो जति लागत लाग्यो त्यसको तुलनामा चाहिँ लाभ आयो कि आएन, कस्ट बेनिफिट एनालाइसिसको पार्ट भयो होइन। अर्को हजुर सङ्गठन व्यवस्थापन उपयुक्त रहेको र कार्यमा दोहोरो नभएको, कुनै पनि कार्य दोहोरो नहुने गरेर गराएको छैन, ऊ कुनै कतिपय रिपोर्टमा पढ्नुहुन्छ नि हजुरले चाहिँ एउटै पुल बाटो खन्न त्यहीँ गाउँपालिका छ, त्यहीँ नगरपालिका के अरे गाउँपालिकाले गरेको छ, त्यहीँ प्रदेश सरकारले बाहिर विनियोग गर्छ, त्यहीँ सङ्घले विनियोग गरेको छ, हो त्यस्तो खालको छ कि छैन। अर्को निर्धारित समयमा कार्यक्रम आयोजन सम्पन्न भयो प्रतिफल प्राप्त भयो कि भएन, जुन समयमा आयोजन सम्पन्न गर्ने भने सुरु गरियो सोही समयमा सम्पन्न गर्न सकियो कि सकेन, सबैलाई तपाईँ हामी सबैलाई थाहा छ नेपालको सबैभन्दा मेन समस्या यो निर्धारित समय कार्यक्रम आयोजना सम्पन्नै नहुने, अब आयोजना तोकेको समयमा धेरै ढिलाइ भएर सम्पन्न हुने जुन एउटा कति समय ढिला भयो भन्ने कुरा एनालाइसिस कार्यमूलक लेखापछि एउटा गर्नुपर्छ भनेर मैले 31 मध्ये केही कामहरू छुट्याएर परिपालना यसलाई सेपरेट गरेर अध्ययन गर्न सकिन्छ भने यसरी मैले राखेँ। परीक्षण गर्ने विषयमा यी कुराहरू परीक्षण गरेर आफ्नो रिपोर्टहरू तयार गर्छ महालेखापछि लेखा परीक्षण गर्दा। अब सँगसँगै लेखा परीक्षण ऐनमा जुन लेखा परीक्षण सम्बन्धी कानुनी व्यवस्थामा महालेखा परीक्षकलाई लेखा परीक्षण गर्नको लागि जस्तो हजुरको हामी हिजो पनि भनेको थियौँ महालेखा परीक्षकले लेखा परीक्षण गर्दा सबै डकुमेन्ट सबै दस्तावेज हेर्न सक्दैन, त्यसको लागि कानुनले तरिका तोकिदिएको छ। जस्तै महालेखा परीक्षकले लेखा परीक्षण गर्ने सरकारी कार्यालय नेपाल सरकार वा प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा अधिकांश स्वामित्वको सङ्गठित संस्था अनि संस्थाको सबै वा ती अन्तर्गतका कुनै इकाइ मात्र छनौट गरे हेर्ने त यहाँनिर यो ओड ख्याल गर्नु। अहिले हामी जिल्ला जिल्लामा विभिन्न सुन्नुपर्छ साथीहरू भनिरहनुहुन्छ, हामीलाई एउटा जिल्लामा जान्छौँ अर्को जिल्लाको गुनासो त्यहाँ सुन्छौँ, के भन्नु चाहिँ फलानु जिल्लामा ठ्याक्कै यस्तै कारोबार गरेको थियो फलानु कार्यालयले, त्यो कार्यालयको चाहिँ बेरुजु नआउने, अनि मेरो चाहिँ बेरुजु आउने, गत साल यो जिल्ला अदालतमा यस्तो केस परेको थियो, अरूमा पनि पर्छ क्या। अब लेखा परिचय यिनले के भन्यो त भन्दा, सबै कार्यालय अडिट नगर्न पनि सक्नुहुन्छ भन्ने क्या, भनेको सङ्गठित संस्था अन्य संस्थाको सबै वा ती अन्तर्गत कुनै इकाइ मात्रै छान्न सक्ने भयो, कुनै इकाइ मात्रै छान्न सक्ने भयो, सङ्गठित आर्थिक कारोबार र सोसँग सम्बन्धित अन्य क्रियाकलापको एक एक गरी भने एउटा एउटा हरेक भौचर हेर्न पनि सक्ने भयो, बिचबिचमा छड्के गरी भनेको एउटा एक नम्बर भौचर, 20 नम्बर भौचर, 25 नम्बर भौचर पनि हेर्न सक्ने भयो, केही प्रतिशत मात्र परीक्षण गर्ने गरी लेखा परीक्षणको तरिका क्षेत्र अवैध हो कि अन्तिम लेखा परीक्षण गर्न, त्यसबाट प्राप्त भएका तथ्यहरू दर्शाउन, आलोचना गर्न, आर्थिक विवरण आवश्यकता अनुसार राय सहयोगको प्रतिवेदन जारी गर्न सक्छ। अब यसले के देखिन्छ, जस्तो अघि मैले भनेको कुरा, हामीले जुन जिल्लामा इकाइ छनौट गर्दा लेखा परीक्षणमा पर्यो, अहिले त अझ 3 तहको लेखा परीक्षण हुन्छ यो वर्ष, उच्च जोखिमयुक्त, मध्यम जोखिमयुक्त र न्यून जोखिमयुक्त। हेर्नु है लेखा परीक्षण अहिले चाहिँ अहिलेको कार्यक्रममा महालेखा परीक्षण वार्षिक कार्यक्रम के छ भन्दा, हामीले लेखा परीक्षण गर्ने निकायलाई 3 वटा क्याटेगोरीमा बाँडेको छ, उच्च जोखिम, मध्यम र न्यून। यदि 60 अङ्क हाम्रा विभिन्न जोखिमका इन्डिकेटर छन्, त्यो जोखिमका इन्डिकेटरमा 60 अङ्कभन्दा बढी प्राप्त गर्यो कुनै निकायले भने त्यो उच्च जोखिमयुक्त भयो, त्यसलाई हामीले के गर्नु पर्यो, सबै कारोबारको लेखा परीक्षण गर्नु पर्यो। अर्को हजुरको 40 देखि 60 अङ्क जुन युनिटले प्राप्त गर्यो त्यो मध्यम जोखिम भयो, त्यसको सबै कारोबारको गर्नुपर्ने, केही कारोबार यहाँ केन्द्रबाट छानिन्छ त्यो कारोबार मात्रै गएर हेरेर आयो भयो। अर्को न्यून जोखिम भन्छ, न्यून जोखिम भनेको 40 भन्दा कम अङ्क प्राप्त गर्ने, अहिले एउटा नयाँ शब्द आएको छ कि रिमोट अडिट भन्ने, रिमोट अडिटिङ, भर्चुअल अडिटिङ भन्ने आएको छ, त्यो चाहिँ कार्यालयमा नगइकन त्यहाँ यहीँबाट चाहिँ एकल खाता कोष प्रणालीको डाटा एनालाइसिस गरेर पनि सिधै वित्तीय विवरण माग गरेकै आधारमा रिपोर्ट यहीँबाट पठाउन सक्ने। रिमोट अडिटिङ भनेको हजुरको दुर्गम क्षेत्र सबै ठाउँमा चाहिँ लेखा परीक्षण आफैले नपुगेर कार्यालयमा आफै नपुगिकन त्यहाँका दस्तावेजहरू यहाँ मगाएर यहाँ मगाएको बेसमा दिन सकिने न्यून जोखिम 40 भन्दा जुन कम छ, त्यो जोखिम कसरी कम हुन्छ भने चाहिँ बजेट कम भएको, पुरानो बेरुजु नभएको, विगतदेखिका बेरुजुहरू शून्य भएको, त्यस्तो निकायलाई न्यून जोखिम भनेर रहन्छ। त्यो न्यून जोखिममा चाहिँ अडिटर कार्यालयमै नपुग्न सक्छ। अब 2 वर्ष अगाडि त हामी रिपोर्ट पनि दिएका थियौँ भने यो किसिमले महालेखा परीक्षण लेखा परीक्षण गर्न एक एक गरी वा बिच बिचमा छड्के गरी वा केही पैसा मात्रै परीक्षण गर्ने गरी लेखा परीक्षण क्षेत्र तोक्न सक्छ र सँगसँगै सबै निकाय पनि गर्न सक्ने भयो। सबै निकाय नगरेर केही इकाइ छानेर मात्रै गर्दाखेरि पनि लेखा परीक्षण गर्न सकिन्छ। जस्तै यो हजुरलाई उदाहरणको लागि एउटा अर्को संस्थानकै कुरा पनि यहाँ जोड्न सक्छौँ, राष्ट्रिय वाणिज्य ब्याङ्कको कुरा गरौँ न। राष्ट्रिय वाणिज्य ब्याङ्कको तपाईँको चाहिँ नेपालभरि शाखा छन् होइन, करिब करिब यसको 77 जिल्लामा पुरै नभए पनि 60 अराउन्ड जिल्लामा यसको शाखा छ। त्यहाँको लेखा परीक्षक के सबै शाखामा जान्छ त, फाइनल रेटर जाँदैन, उसले के गर्छ आफ्नो यही उच्च मध्यम न्यून यही खालको जोखिम एनालाइसिस गरेर केही शाखाको मात्रै छनौट गरेर यति शाखाको आधार मैले लेखा परीक्षण गरेको छु भनेर रिपोर्ट पठाइरहन्छ। यो अधिकार लेखा परीक्षण ऐनले लेखा परीक्षण सम्बन्धी तरिका यो कानुनी व्यवस्थाले महालेखा परीक्षकलाई दिएको छ। सँगसँगै अब हामी यो लेखा परीक्षण ऐन 75 फेरि कुरा गरौँ, संविधानको अघि कुरा गरिसकेका छौँ। महालेखा परीक्षण लेखा परीक्षण हुने निकाय भने सरकारी कार्यालय, नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहको पूर्ण स्वामित्व भएको सङ्गठित संस्था, महालेखा परीक्षण लेखा परीक्षण हुने भने सङ्घीय कानुनद्वारा तोकिएको संस्था वा निकाय, उल्लेखित निकायहरूको जिम्मेवार पदाधिकारीले प्रचलित कानुन आयोगको लेखा र आर्थिक विवरण पेश गरी महालेखा परीक्षकबाट अन्तिम लेखा परीक्षण गराउनु पर्ने भनेर एउटा नेपालको महालेखा परीक्षकको नियुक्ति, महालेखा परीक्षकको काम कर्तव्य होइन, संविधानको कुरा, कानुनी व्यवस्था भयो, लेखा परीक्षण ऐनले कुन कुन निकायको लेखा परीक्षण गर्दो रहेछ, अनि लेखा परीक्षण तरिका क्षेत्र कसरी सुझाउनु रहेछ, परीक्षण गर्ने विषय के रहेछन्, सँगसँगै वित्तीय तथा विविध विषयको लेखा परीक्षण कसरी गर्ने भन्ने कुरा, र सँगसँगै लेखा परीक्षण ऐनले के गरेको छ त भन्नुहुन्छ भने, महालेखा परीक्षकले परिपालनाको लेखा परीक्षण अलावा अन्य लेखा परीक्षण पनि गर्ने भन्ने पनि छ। हेर्नुहोस् त यहाँ त जस्तै यहाँनिर हेर्नु त वित्तीय तथा विविध विषयको लेखा परीक्षण भन्दा महालेखा परीक्षकले लेखा परीक्षण गर्ने निकायको नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रगतता, औचित्यसँग विचार गरी वित्तीय लेखा परीक्षणको अतिरिक्त वित्तीय लेखा फाइनेन्सियल अडिटको अतिरिक्त के गर्छ त भन्दा सूचना प्रविधि, किन हामी प्रकारमा राखेका थियौँ नि, आइटी अडिट भयो होइन, सूचना प्रविधि, अर्को कार्यमूलक, अर्को लैङ्गिक जेन्डर अडिट, त्यसै अर्को विधि विज्ञान भनेको फरेन्सिक अडिट भनेको थियौँ होइन, अर्को वातावरण इन्भाइरोमेन्ट अडिट भनेको सूचना प्रविधि, कार्यमूलक, लैङ्गिक, विधि विज्ञान र वातावरण जस्ता विधि विविध विषयको समेत लेखा परीक्षण गर्न सक्छ। लेखा परीक्षण ऐन 75 वित्तीय लेखा परीक्षणको अतिरिक्त कार्यमूलक, सूचना प्रविधि, लैङ्गिक, विधि विज्ञान, वातावरण जस्ता विषयको पनि लेखा परीक्षण गर्ने अधिकार दिएको छ। र सँगसँगै महालेखा परीक्षकले सामयिक लेखा परीक्षण भनेको कनकरेन्ट अडिट भन्छ, यसलाई कनकरेन्ट अडिट। सामयिक लेखा परीक्षण भनेको कस्तो भने जहिले पनि आर्थिक वर्ष समाप्त नहुँदै कारोबार सम्पन्न चाहिँ भयो तर आर्थिक वर्ष समाप्त भएको थिएन भने त्यो अवस्थामा पनि महालेखा परीक्षकले बिचमा हेर्न सक्ने गरेर सामयिक लेखा परीक्षणको पाठ पनि अहिले महालेखा परीक्षण दिएको छ। र अनुदान तथा सहायताको लेखा परीक्षण, लेखा परीक्षण गर्ने विषय यो यिनले तोकेको छ। र अर्को महत्त्वपूर्ण, महालेखा परीक्षकले औचित्यको दृष्टिकोणमा परीक्षण के गर्न सक्छ त, कस्तो विषयले औचित्यको दृष्टिकोणले लेखा परीक्षण हुनसक्छ। अब औचित्यलाई मैले अस्ति पनि थोरै भने फेरि आज क्लियर गर्छु, केही कुराहरू गर्छु। औचित्य भनेको कस्तो भन्छ भने महालेखा परीक्षकको जजमेन्टल राइट छ। महालेखा परीक्षकले विभिन्न कानुनमा उल्लेख भए तापनि ती कानुनका विषयहरू भन्दा बाहिर गएर कि कानुनमा उल्लेख चाहिँ छ र पनि त्यो औचित्यपूर्ण देखिन्न भने खर्च र आम्दानी, खरिद, राजस्व प्रसारणमा उसले क्वेसन रेज गर्न सक्छ। हो त्यो कस्तो औचित्यको दृष्टिमा परीक्षण गर्ने कुराहरू के हुन् भन्ने कुरा यो कानुनले क्लियर गरिदिएको छ। जस्तै निकास अनुसार खर्च गरेको भए तापनि विमर्शित तरिकाले वा राष्ट्रिय धनको हानि नोक्सानी हुने गरी खर्च भएको देखेमा त्यस्तो खर्च निकासको सम्बन्ध औचित्य लगाउन सक्छ भनेको निकास अनुसार खर्च गरेछ कानुन बमोजिमै छ तर अनुपयुक्त ढङ्गले अन्त राष्ट्रिय धनको हानि नोक्सानी हुने गरी खर्च गरेको देख्यो भने त्यो कुरा उसले औचित्यको दृष्टिकोणले लेखा परीक्षण गर्न सक्छ। यो लैङ्गिक लेखा परीक्षण भने कस्तो भन्छ भने जेन्डर अडिट भनेको हाम्रो जुन एउटा लैङ्गिक बजेटको सुरुवात भएको छ यसमा कस्तो पुरुष र महिला बिच हाम्रा जति पनि विकास निर्माण क्रियाकलापहरू रहेका छन् त्यसमा चाहिँ जेन्डर बायस भयो कि भएन अथवा जेन्डरलाई समान किसिमले त्यहाँ चाहिँ तपाईँको ट्रिट गरियो कि गरेन भन्ने हेर्ने लेखा परीक्षण लैङ्गिक लेखा परीक्षण हो। यसले महिला पुरुष जुन महिला पुरुष बिच हुने विभेदहरू, स्रोत साधनको वितरणमा विभेदहरू, स्रोत साधनको पहुँचमा जुन विभेदहरू, त्यो कुरा छ कि छैन भनेर जाँच गर्ने, मूल्याङ्कन गर्ने, विश्लेषण गर्ने र छुट्टै खालको रिपोर्ट दिने भन्ने उद्देश्यले यो लैङ्गिक लेखा परीक्षण सुरुवात गर्न सक्ने भनेर राखिएको छ। पूर्णरूपमा सुरुवात भएको छैन, सम्भवतः केही रूपमा सामान्य पाठमा गरिरहेको छ। लैङ्गिक बजेट कति पर्सेन्ट छुटाइयो, त्यो लैङ्गिक बजेट कुन कुन क्षेत्रमा खर्च भयो, होइन लैङ्गिक बजेट तोकेको उद्देश्य पुरा गर्न सके कि सकेन भन्ने किसिमले यो चाहिँ लैङ्गिक लेखा परीक्षण हुन्छ। बेसिकली यसमा जेन्डर अडिटै हो भनेको महिला र पुरुष बिच हुने जुन एउटा विभेदीकरण छ त्यो हुन सक्यो कि भने त्यो विभेदीकरण नहुने गरेर व्यवस्था गरिएको गर्ने हेर्ने, जाँच गर्ने, मूल्याङ्कन गरेर आफ्नो सुझाव दिने काम यो लेखा परीक्षणले गर्छ है त। जस्तै यसमा औचित्यमा सुरुमा के भनिएको थियो भन्दा निकास अनुसार खर्च गरेको छ तर विमर्शित तरिकाले खर्च गरेको छ भनेदेखि चाहिँ महालेखा परीक्षक औचित्यले हेर्न सक्दो रहेछ। अर्को चल अचल राष्ट्रिय धनको अनुदान वा राजस्वको व्यवस्थापन वा खानी जङ्गल जलशक्ति आदिको सुविधा प्रदान गर्दा पट्टा, अनुमति पत्र, लाइसेन्स अधिकार, अन्य कुनै प्रकारबाट राजस्व वा चल अचल राष्ट्रिय धन त्याग गर्ने गरी जारी गरेका सबै निकासको सम्बन्ध भने कहिले काहीँ तपाईँ हामी हेर्छौँ अब चल अचल राष्ट्रिय धनको अनुदान राजस्वको व्यवस्थापन गरेको तपाईँ देख जलशक्ति यति वर्षलाई भने दिएको देखिन्छ, आम्दानी पनि भएको हुन्छ त्यो अवस्थामा। तर त्यो कहिलेकाहीँ चाहिँ राज्यको दृष्टिकोणले चाहिँ राज्यका हितको दृष्टिकोणले राम्रो देखिन्छ, कानुन अनुसार चाहिँ दिएको हुन्छ। कानुन बमोजिम दिँदाखेरि पनि जुन एउटा त्यो स्रोत साधन हामीले दिनु र त्यसबाट आउने आम्दानी, जुन आम्दानी आउँछ एकदम नोमिनल हुनसक्छ नि, नोमिनल आम्दानी आएको हुनसक्छ। त्यो अवस्थामा चाहिँ औचित्यको दृष्टिकोणले महालेखा परीक्षकले विभिन्न कुराहरू उल्लेख गर्न सक्छ आफ्नो रिपोर्टमा। अर्कोहरूको सार्वजनिक निर्माण, मर्मतसम्मा, खरिद, आपूर्ति, परामर्श, सेवा सम्बन्धी ठेक्का, सम्झौता, सेवा प्रवाह, सार्वजनिक खर्च, राजस्व प्रचार लगायत विविध आर्थिक कार्य विषयवस्तु सम्बन्धमा पनि औचित्यका दृष्टिकोणले भन्न सक्नु। निर्माणमा भनिएको, मर्मतसम्मा भनिएको, खरिद आपूर्तिमा भनिएको, परामर्श सेवामा, परामर्श सेवा होइन विभिन्न ठेक्काहरू भयो, सेवा प्रवाहमा भन्न सक्ने भयो, यसमा पनि उसले औचित्यको दृष्टिकोणले कुरा कानुनमा भए त यो ठिक होइन, यसलाई अझै सुधार गर्न सकिन्छ भन्ने किसिमले आफ्नो सुझाव दिन सक्ने भयो। र अर्को, महालेखा परीक्षकले उपयुक्त ठानेमा आफ्नो कार्यक्षेत्रभित्र कुनै कार्यकारीले वित्तीय जवाबदेता वहन गरे नगरेसँग लेखा परीक्षणका मान्य सिद्धान्त परीक्षण गर्न सक्छ भनेको, एउटा कार्यक्षेत्रभित्र कुनै वहन गरेको छ कि छैन भनेर इन्डिभिजुअल हेर्न सक्ने पनि व्यवस्था छ। कार्यान्वयनमा चाहिँ अझै आइसकेको छैन, कानुन 75 आएको छ होइन, दिनमा आउला। त अर्को, तेस्रोमा, महालेखा परीक्षक बेरोजगारका सामान्य कलमहरू औचित्यको दृष्टिकोण उल्लेख्ने र नदेखे अन्य कलमहरू आफ्नो प्रतिवेदन नगर्न सक्छ भनेको, अडिट गर्ने क्रममा तिनो कलमहरू हुन्छन्, मानिलिउ अब म कञ्चनपुरमा लेखा परीक्षण गर्न गएको छु, कुनै एउटा सामान्य 500 रुपियाँ 100 रुपियाँ म बेरोज लेखेर आउँछु भने, मेरो रिपोर्ट राख्छु भने, त्यो 50 रुपियाँ फर्सुर गर्न उसले कति खर्च गर्नु पर्ला भने एउटा मेटेरियल इफेक्ट गर्दैन फाइनेन्सियल स्टेटमा, त्यो कुराहरू आफ्नो रिपोर्टमा नराख्नु पनि सक्छ। औचित्यको दृष्टिकोणबाट उसले लिएर उसले महत्त्वपूर्ण देखेन भने उसले आफ्नो रिपोर्टमा नराख्न पनि सक्छ। हुन त यसलाई कतिपय उसमा चाहिँ गलत बुझाइ भइरहेछ, औचित्य भने जे पनि छोड्न मिल्छ, औचित्य लगाएपछि भइगयो नि, अडिटरले औचित्य लगाएपछि छँदै छ नि कानुन भने, त्यो भन्दा खोजेको होइन। औचित्य भनेको यसका पनि सर्टेन इन्डिकेटर छन्, र सामान्य कलमहरू मात्रै औचित्य लगाउनु पर्यो, उल्लेख्ने र महत्त्वपूर्ण देखिएन भने नलेख्ने हो। तर एउटा सानो कुरा तर त्यसले फाइनेन्सियल भविष्यसम्म असर गर्छ भने त्यो चाहिँ फेरि लेख्नुपर्ने हुन्छ। तर यो औचित्यमा हामीले तिनवटा विषय परीक्षण गर्दा ख्याल गर्नु पर्यो, एउटा निकासा खर्चको सम्बन्धमा भयो, अर्को राजस्वको कुराहरू गऱ्यौँ, अर्को निर्माण मर्मत सम्मको कुराहरूमा औचित्य लाउने कुरा गऱ्यौँ। दोस्रो कुरामा हामी के भन्यौँ भने, अब महालेखा परीक्षकले एउटा वित्तीय जवाबदेता वहन गरेर नगरेको सम्बन्ध कुनै सार्वजनिक पदाधिकारीको बारेमा परीक्षण गर्न सक्ने कुरा गर्यौँ। तेस्रो कुरा के हो भने, महालेखा परीक्षकले सामान्य सानातिना कुरा आफ्नो रिपोर्टमा नलेख्न सक्छ, आफ्नो प्रतिवेदनमा नपार्न नगर्न सक्छ भन्ने कुरा गर्यौँ। यो औचित्यको दृष्टिकोणले महालेखा परीक्षकलाई यो राइट्सहरू लेखा परीक्षण दिएको छ, पनि अधिकांश देशका सर्वोच्च लेखा परीक्षण संस्थाले यो अधिकार पाएका हुन्छन्, यो दिनु पनि पर्ने हुन्छ। यो सबै कुरा काम गाउँछ गर्दाखेरि कहिले काहीँ समस्या हुन्छ। अब यसपछि अर्को, कानुनी व्यवस्थामा महत्त्वपूर्ण कानुनी व्यवस्था आर्थिक कार्यविधता र वित्तीय उत्तरदायित्व क्षेत्र छ। यसले लेखा परीक्षण सम्बन्धमा आन्तरिक लेखा परीक्षण के हो, अन्तिम लेखा परीक्षण के हो भन्ने कुरा र हरेक कार्यालयको उत्तरदायित्व निर्धारण गरिदिएको भनेको, अन्तिम लेखा परीक्षण महालेखा परीक्षक कार्यालयबाट हुने लेखा परीक्षण हो, संविधान धारा 241 हुने लेखा परीक्षण हो, आन्तरिक लेखा परीक्षण खोली निकाय प्रदेश लेखा निम्त कार्यालयबाट हुने, हरेक कार्यालय आन्तरिक लेखा परीक्षण गराउनै पर्छ, र सँगसँगै प्रत्येक कार्यालयले सबै प्रकारको आयव्ययको लेखा र आर्थिक विवरण पेश गरी अन्तिम लेखा परीक्षण गराउनुपर्ने भन्ने कानुनी व्यवस्था, लेखा परीक्षण सम्बन्धमा महत्त्वपूर्ण कानुनी व्यवस्था आर्थिक कार्यविधिता वित्तीय उत्तरदायित्व क्षेत्रमा रहेको छ। सँगसँगै यहाँनिर आर्थिक पनि जोड्न स्ट्यान्डर्ड बिक्री हुन्छ, हुन त एन कभर त हुन्छ, त्यो आर्थिक कार्यविधि नियम 64 भनौँ न, अहिले नयाँ आएको छैन, 64 पनि के भनेको छ, ए लेखा परीक्षणको बारेमा कानुनी व्यवस्था गरेको छ, हरेक कार्यालयले लेखा परीक्षण गराउनुपर्छ, कुनै कार्यालय प्रमुख स्वर बजाँदा आफ्नो पालाको आन्तरिक लेखा परीक्षण अनिवार्य रूपमा गराउनु पर्ने, र सम्पूर्ण बेरुजुका रिपोर्टहरू हालवालालाई बुझाएर हिँड्नुपर्ने, आन्तरिक लेखा परीक्षण प्रतिवेदनले औलाएका बेरुजुहरू अन्तिम लेखा परीक्षणको प्रतिवेदन आएपछि स्वतः क्यान्सिल हुने व्यवस्था आर्थिक कार्यविधि नियमले 64 गरेको छ। सँगसँगै त्यो नियमले लेखा परीक्षण सम्बन्धी कानुनी व्यवस्थामा लेखा परीक्षणको बेरुजुलाई होइन जवाब दिने कुराहरू र कहिले त्यो लेखा परीक्षणको बेरुजु फर्सदको व्यवस्था पनि त्यही कानुनमा गरिएको छ। कानुनी व्यवस्था भनेको स्थानीय सरकार संहिता 2074 लेखा परीक्षणको महत्त्वपूर्ण कानुनी व्यवस्था, स्थानीय तहको आन्तरिक लेखापरीक्षक कानुन बमोजिम हुने अथवा स्थानीय तह आफैले लेखापरीक्षण गर्ने र अन्तिम महालेखा परीक्षक बाहेक हुने व्यवस्था गरिएको छ। त्यसै हजुरको यो अर्को छ महत्त्वपूर्ण कानुन व्यवस्था, प्रदेशद्वारा जारी गरिएका प्रदेश आर्थिक कार्यविधि ऐनहरू देशका सातैवटा प्रदेशले लेखा परीक्षकभन्दा आर्थिक कार्यविधि ऐनमा नै व्यवस्था गरेको देखिन्छ भने त्यहाँ पनि प्रदेशको महालेखा परीक्षकले नै गर्ने भन्ने व्यवस्था छ। अर्को लेखा परीक्षण जस्तो कानुन व्यवस्था अरू पनि हामी जोड्न सक्छौँ, विषयगत ऐनहरू। यो भन्नुमा चाहिँ के भने जस्तै विषयगत कुन विषय लेखा परीक्षण गर्ने हो त्यहाँनिर त्यही विषयको कानुन हुन्छ, त्यो कानुन लेखा परीक्षणको लेखा परीक्षण सम्बन्धी व्यवस्थामा आउँछ। जस्तै खरिद ऐन, नियमावली, निजामती सेवा ऐन, नियम, यिनीहरूको कुरा गर्यो। अर्को आवधिक योजना, क्षेत्रगत नीति कार्यक्रम, नर्म्स, कार्यविधि, मापदण्ड, निर्देशिका लगायत अधिकार प्राप्त अधिकारी निकायबाट प्राप्त भएका निर्णयहरू। जस्तै हजुरको अर्थ मन्त्रालयले जारी गर्यो मापदण्ड, होइन? जस्तै हजुरको सरकारी खर्च सम्बन्धी मापदण्ड भन्यो, अनि त्यो खर्च सम्बन्धी मान्न तालिमका खर्च त्यहाँ हुन्छ, त्यो हाम्रो कानुनी व्यवस्था लेखा परीक्षण सम्बन्धी कानुनी व्यवस्था भयो। त्यो कानुन हेरेर हामीले लेखा परीक्षण गर्नु पर्यो, हामी त्यो कानुन अनुसार व्यवहार भयो कि भने हेर्नु पर्यो। मिति मिति निर्देशिका भन्छ, निर्देशिका अर्थ मन्त्रालयले जारी गर्छ, सबैले पालना गर्नु पर्यो, होइन? अर्को दातासँग भएको सम्झौताहरू लेखा परीक्षण सम्बन्धी कानुनी व्यवस्था महत्त्वपूर्ण हो। अर्को महालेखा परीक्षकबाट जारी विभिन्न निर्देशिकाहरू, जुन निर्देशिका यो पछाडि गर्छौँ हामी, विभिन्न खालका निर्देशिकाहरू लेखा परीक्षण मान अनुसार जारी भएका हुन्छन्, अडिटिङ स्ट्यान्डर्ड अनुसार जारी भएका हुन्छन्, ती पनि कानुनी व्यवस्थाको रूपमा हामी लिन्छौँ। भनेको महालेखा परीक्षकले जुन अडिटिङ स्ट्यान्डर्ड जारी गर्छ त्यो अडिटिङ स्ट्यान्डर्ड अनुसारका निर्देशिकाहरू पनि महालेखा परीक्षकको लेखा परीक्षण सम्बन्धी कानुनी व्यवस्थामा रहेका हुन्छन्। ती निर्देशिकाहरू जस्तै खरिद निर्देशिका त्यहाँ पनि छ, स्थानीय तहको लेखा परीक्षण निर्देशिका छ, कार्यमूलक लेखा परीक्षण निर्देशिका छ, प्रशासनिक खर्चको लेखा परीक्षण निर्देशिका छ, आयोजना लेखा परीक्षण निर्देशिका छ, सार्वजनिक संस्थानको लेखा परीक्षण निर्देशिका छ। यो के त भन्दा लेखा परीक्षण मान अनुसार महालेखा परीक्षकले जारी गरेका निर्देशिकाहरू भए। जस्तै कर्मचारीको आचार संहिताहरू भयो, त्यो के त लेखा परीक्षकको कानुनी व्यवस्था भने हामीले यी विषयहरू संविधान, लेखा परीक्षण ऐन, आर्थिक कार्यविधि वित्तीय तथाको ऐन, आर्थिक कार्यविधि नियमावली, स्थानीय सरकार सञ्चालन ऐन 74, त्यसै गरेर प्रदेश सभाद्वारा जारी आर्थिक कार्यविधि ऐनहरू, प्रदेश आर्थिक कार्यविधि ऐनहरू, त्यसै गरेर समय सान्दर्भिक ऐनहरू जुन विषयसँग सम्बन्धित ऐनहरू र सँगसँगै आवधिक योजना, क्षेत्रगत नीति कार्यक्रमहरू र दातासँग भएका सम्झौताहरू र महालेखा परीक्षकबाट जारी विभिन्न निर्देशिकाहरू अथवा लेखा परीक्षण मानहरू भन्ने पनि हुन्छ। अनि यिनीहरूलाई हामी के भने लेखा परीक्षण सम्बन्धी कानुनी व्यवस्थामा अध्ययन गर्नु पर्यो, यिनै कुराहरू हामी विश्लेषण गरेर लेख्नु पर्यो। जुन निर्देशिका जुन आधार भन्छ, निर्देशिकाहरू यहाँ महालेखा परीक्षकको रिपोर्ट भयो, रिपोर्टमा भए हुन्छ। लेखा परीक्षणको आधारमा लेखा परीक्षण क्रममा पर्छ ऐन, नियम, निर्देशिका, कार्यविधि, नियम, सम्झौता, निर्णय, संसद संसदीय समितिका निर्णय आधारको रूपमा लिइन्छ। देहाका मापदण्डहरू, मानदण्ड एवं मार्गदर्शन प्रयोग गरिएको छ भनेको मैले अहिलेहरूलाई केही निर्देशिका भन्छ, त्यही कुराहरू यहाँ आउँछ। महालेखा परीक्षकको कार्ययोजना, महालेखा लेखा परीक्षण निर्देशन परिपत्र, सरकारी लेखा परीक्षण नीति मानदण्ड, स्थानीय तहको लेखा परीक्षण मार्गदर्शन, आयोजना हिसाबको लेखा परीक्षण मार्गदर्शन, आचार संहिता, खरिद व्यवस्थाको लेखा परीक्षण कसरी गर्ने भन्ने मार्गदर्शन भयो, गुणस्तर आश्वस्तता कार्यमूलक लेखा परीक्षण मार्गदर्शन भनेको यो बेसमा महालेखा परीक्षकले आफ्नो लेखा परीक्षण गर्छ। भनेको संविधान, आर्थिक कार्यविधि ऐन, यो सुरुमा हजुरको प्रचलित ऐन नियम निर्देशिका हुन्छ, त्यहाँनिर ऐन नियममा संविधान, आर्थिक कार्यविधि ऐन, आर्थिक कार्यविधि नियमावली, त्यसै गरेर हजुरको यी कानुनहरूलाई हामीले लेख्दै महालेखा परीषदद्वारा लेखा परीषद मान अनुसार जारी भएका निर्देशिकाहरू भनेर हामीले यो कुराहरू लेख्यौँ भने कानुन व्यवस्थाहरू ओभरअल कभर हुन्छ। जस्तो त्यो निजामती सेवा ऐन, खरिद ऐन नियमहरू छुट्दा पनि केही फरक पर्दैन हजुरको, छुट्नु के भएन त भन्दा संविधान छुट्नु भएन, आर्थिक कार्यविधि वित्तीय उत्तरदायित्व ऐन छुट्नु भएन, लेखा परीक्षण ऐन छुट्नु भएन, त्यसै स्थानीय सरकार सञ्चालन ऐन 74 छुट्नु भएन, र प्रदेश सभाद्वारा जारी आर्थिक कार्यविधि ऐनहरू छुट्नु भएन। यदि कुरा छुटेन भने अरू त यहाँले दातासँग भएको सम्झौता यिनीहरू चाहिँ लेख्छन्, महालेखा परीक्षकद्वारा जारी लेखा परीक्षण मानहरू, मार्गदर्शनहरू, निर्देशनहरू लेखा परीक्षण सम्बन्धी कानुनी व्यवस्था हुन् भन्ने यहाँले लिन सक्नुहुन्छ, जसले लेखा परीक्षण कसरी गर्ने, कहिले गर्ने, कुन कुन विषय होला नि भन्ने कुरा क्लियर गर्छ। अब थोरै लेखा परीक्षण प्रक्रियाको बारेमा कुरा गरौँ। कुनै समय आएको छ क्वेसन, मा यो कसरी आएको छ भन्नु लगाउँ, अलिक पहिले हो हुन त यो यही यस्तै खालको आउँछ भने त होइन, अलिक पहिले आएको क्वेसनमा यो प्रशासन शाखा अधिकृतले आएको थियो। नेपालमा महालेखा परीक्षकले लेखा परीक्षण गर्दा अवलम्बन गर्ने प्रक्रियाको बारेमा लेख्नुहोस् भन्दा 10 नम्बरको प्रश्न अलिक पहिला आएको क्वेसन हो। अब यसमा हुन त लेखा परीक्षण हामीले जुन थ्योरिटिकल पार्ट हेरिसकेका छौँ, महालेखा परीक्षकले लेखा परीक्षण गर्दा अप्नाउने प्रक्रियाहरू के के छन् त भन्दा, पहिलो प्रक्रिया भनेको योजनाको तर्जुमा, के गर्ने, कति गर्ने, कति प्रसारमा गर्ने, कति जनशक्तिबाट गर्ने भन्ने कुराहरू यसमा योजना तर्जुमामा हामी भाइब्रेसन आइरहेको साथीको कसकोबाट है, यसलाई अफ गरौँ त। राजनैतिक योजना स्ट्राटेजिक प्लानिङ अब कार्यक्रम सहित महालेखा परीक्षकले आफ्नो वेबसाइटमा राख्यौँ। त्यसपछिहरू के हुन्छ भन्छ भने, त्यो जुन राखिसकेपछि त्यसको बेसमा के हुन्छ, मन्त्रालयगत योजना अहिले भनिरहेको छ, ठ्याक्कै अहिले योजनाकै चरणमा छौँ हामी, भनेको आजसम्मको मितिमा त्यहाँ के भनिरहेको छ, मन्त्रालयगत योजना, प्रदेशमा प्रदेश स्तरीय मन्त्रालय बन्ने भयो, सङ्घको मन्त्रालय बन्ने भयो, होइन, मैले पनि वन तथा वातावरण मन्त्रालयको योजना बनाइरहेको छु। जब मन्त्रालय स्तरीय आयोजना स्वीकृत हुन्छ, स्ट्राटेजिक प्लानिङ महालेखा परीक्षक जारी भयो, त्यसको बेसमा हामी मन्त्रालयगत बनाउँछौँ। अब मन्त्रालयको बनाएपछि फेरि इकाइगत भन्ने हुन्छ, फेरि इकाइगत भनेको भोलिका दिनमा अब वन मन्त्रालयको कुरा गर्नु, वातावरण विभागको, वन तथा वातावरण के अरे वन तथा भूसंरक्षण विभागको, वनस्पति विभागको छुट्टा छुट्टै बनाउनु पऱ्यो, फेरि इकाइगत योजना तर्जुमा गर्नु पऱ्यो। भनेको लेखा परीक्षणको पहिलो प्रक्रिया के रहेछ त भन्दा, हजुरको यो चाहिँ लेखा परीक्षणको पहिलो प्रक्रिया भनेको इकाइगत लेखा परीक्षण योजना रहेछ। त्यसै गरेर योजनाको कार्यान्वयन दोस्रो भयो। योजनाको कार्यान्वयन भनेको योजना बनाइसकेपछि अब के हुने भयो त भन्दा, हामी योजना अहिले बनाउँदैछौँ सर, मन्त्रालयले कस्तो योजना बनाउँछ र हजुर मन्त्रालयले फेरि कस्तो योजना बनाउँछ र भन्नाले, मन्त्रालयको योजना भन्नाले हामीले मन्त्रालयले बनाउने भनेको होइन कि, महालेखा परीक्षकको कार्यालयले त्यो मन्त्रालय लेखा परीक्षण गर्दा कुन कुन विषयलाई बढी फोकस गरेर हेर्ने भनेर अडिट योजना, लेखा परीक्षण योजना बनाउने हो कि, त्यो भने हो। जस्तै अहिले म वन मन्त्रालय गर्छु, होइन, वन मन्त्रालयमा कुन कुन विषय लेखा परीक्षण गर्ने भन्ने कुरा अहिले हामी पहिला स्वीकृत गराउँछौँ, लेखा परीक्षण जानुभन्दा पहिल्यै स्वीकृत गर्छौँ, अडिट प्लान भन्छ त्यसलाई, त्यो तर्जुमा अहिले भइरहेको छ, होइन, पहिलो प्रक्रिया त्यही नै हो हाम्रो गर्ने। अब त्यसपछि योजना कार्यान्वयन हुन्छ, योजना स्वीकृत भयो हेर्नु होइन, योजना स्वीकृत भयो के भने, सुरुमा स्ट्राटेजिक प्लानिङ भयो, त्यो भनेको महालेखा परीक्षकबाट बन्यो, त्यसपछि हामी त्यसको बेसमा रहेर मन्त्रालयको योजना बनायौँ, मन्त्रालयबाट फेरि इकाइगत योजनामा बनाउँछौँ, त्यो बनाइसकेपछि त्यो इकाइगत योजनाको बेसमा अब हामी योजना कार्यान्वयन गर्छौँ। कार्यान्वयन भनेको अब फिल्डमा जानु पर्ने भयो कि, लेखा परीक्षण गर्न अब कहाँ जानु पर्यो त, स्थलगत रूपमा हामी जान्छौँ। जस्तै उदाहरणको लागि, ल भोलिदेखि म अब यो मेरो योजना स्वीकृत भयो, अब स्वीकृत भइसकेपछि मेरो अर्को अर्को प्रोसेस के भन्दा, अडिट इम्प्लिमेन्टेसन, अडिट प्लान इम्प्लिमेन्टेसन भनेको म स्थलगत रूपमा जान्छु, त्यहाँ गएर इन्ट्री मिटिङ गर्छु, इन्ट्री मिटिङ गरिसकेपछि कार्यालय प्रमुख, लेखा प्रमुख, त्यहाँका सम्बन्धित पदाधिकारीलाई भेटघाट हुन्छ, हामी लेखा परीक्षण सुरुवात गर्छौँ भन्छौँ, र हामी त्यसपछि के गर्छौँ त, श्रेष्ठता कागजातहरू परीक्षण गर्छौँ। परीक्षण गरिसकेपछि ती परीक्षणका बेहोराहरूको ड्राफ्ट रिपोर्ट बनाएर त्यहाँ पेस गर्छौँ। ड्राफ्ट रिपोर्ट पेस गरिसकेपछि त्यसमा छलफल हुन्छ, एक्जिट मिटिङ भन्छौँ। सुरुमा लेखा परीक्षण कार्यान्वयन गर्ने क्रममा कार्यालयमा भित्र प्रवेश गर्दा इन्ट्री मिटिङ भन्छ। इन्ट्री मिटिङ गरिसकेपछि सबै श्रेष्ठताको जाँच पडताल गरेर त्यहाँ देखिएका बेहोरा ड्राफ्टको रूपमा आउँछ, त्यो ड्राफ्ट फेरि त्यो निकायमा हामी छलफल गर्छौँ, त्यसलाई भन्छ एक्जिट मिटिङ, बहिर्गमन बैठक, प्रवेश बैठक र बहिर्गमन बैठक गर्दै, बहिर्गमन बैठकबाट कायम भएका विषयहरू लेखा परीक्षण प्रतिवेदनको रूपमा हामी जारी गर्छौँ। हिजो हामी प्रतिवेदन कुरा गरेका थियौँ, सुरुमा जारी गर्दा प्रारम्भिक प्रतिवेदन भनेर जारी गर्छौँ, जसमा हामी के गर्छौँ त, लेखा परीक्षण गरेको 15 दिनभित्र त्यो रिपोर्ट हामी जारी गर्छौँ। त्यो रिपोर्ट जारी गरिसकेपछि त्यसको कानुनत 35 दिनभित्र जवाब प्राप्त गर्ने म्याद हुन्छ। जुन निकायमा हामी रिपोर्ट दिएका छौँ, त्यो निकायले हामीले 35 दिनभित्र जवाब दिएको हुनुपर्छ। त्यो जवाब हामी प्राप्त गरिसकेपछि त्यो जवाबबाट हट्ने बेरुजु हट्छ, बाँकी रहेको बेरुजु महालेखा परीक्षकले आफ्नो अन्तिम प्रतिवेदनमा समावेश गर्छ। भनेको तेस्रो चरण के रहेछ त, लेखा परीक्षण प्रतिवेदन रहेछ। अब अर्को भनेको क्वालिटी एस्योरेन्सको पार्ट हो, गुणस्तर आश्वस्तता। यो थोरै मैले अस्तिको कुरा पनि गरेको थिएँ स्ट्यान्डर्डमा। गुणस्तर आश्वस्तता भनेको के छ भने अडिटरको अडिट गर्ने, पहिला लेखा परीक्षण गरिसकेपछि रिपोर्ट सम्बन्धित निकायमा पठाउनुभन्दा अगावै प्री एस्योरेन्स भन्छ होइन, प्री क्वालिटी एस्योरेन्स भन्छ। भनेको हामीले भोलि कुनै निकायमा अडिट गऱ्यौँ, त्यो अडिट गरेको निकायको हामीले रिपोर्ट जारी गर्नु पर्थ्यो। त्यो रिपोर्ट जारी गर्नुभन्दा अगाडिको अवस्थामा गर्ने जुन क्वालिटी एस्योरेन्स छ त्यसलाई हामी प्री एस्योरेन्स भन्छौँ। र एउटा त्यो स्टेजमा हुन्छ क्वालिटी एस्योरेन्स, र अर्को स्टेज भने कहाँनिर हुन्छ भने रिपोर्ट जारी भइसकेपछि पोस्ट एस्योरेन्स भनिन्छ। दुई किसिमले क्वालिटी एस्योरेन्स हुन्छ। र अर्को अनुगमन सम्प्रेषण भनेको यो, अब यहाँ देखाउँदा हामी लेखा परीक्षण प्रक्रियाको अन्तिम चरणमै देखाउनु पर्यो, किनकि यो लेखा परीक्षण सम्पन्न भएपछि नै सम्प्रेषणको पाठ हो, र सँगसँगै हामी सम्प्रेषणको पाठ सबैभन्दा अन्तिममा हुन्छ। यो लेखा परीक्षण प्रक्रिया अवलम्बन गरेर महालेखा परीक्षकले आफ्नो लेखा परीक्षण सम्पादन गर्दै आएको छ। यहाँ थोरै मैले हजुरलाई यो लेखा परीक्षणका वर्तमान चुनौतीहरू भने केही कुराहरू, अनि एउटा महालेखा परीक्षकले लेखा परीक्षण गरिरहेको छ, कतिपय सबल पक्ष पाइन्छ हामी लेखा परीक्षणमा फलोअपको पार्ट हो मोनिटरिङ। हजुर, त्यो हामीले रिपोर्ट जुन बुझायौँ त्यो रिपोर्ट अनुसार काम भएको छ कि छैन, कसरी मेन्टेन गर्यो त्यो अडिट, त्यो रिपोर्ट अनुसार कसरी भयो, एउटा चाहिँ क्वालिटीको पार्टमा चाहिँ हजुरको यो क्वालिटीको पार्टमा महालेखा परीक्षकको हजुर सुन्न खोजेको त यो गुणस्तर आश्वस्तताको पार्टमा सुपरभिजनको पार्टमा यहीँ सँगसँगै हुन्छ होइन। यो गुणस्तर आश्वस्तता र यो लेखा परीक्षण योजना कार्यान्वयनमा यहाँ सुपरभिजन महालेखा परीक्षकको कर्मचारी यहाँनिर हुन्छ। यो अनुगमन भने कस्तो भन्छ भने सम्प्रेषण भनेको हामीले दिएको रिपोर्ट जुन छ, हामीले सुझावहरू जुन दिएका छौँ, त्यो सुझावहरू पालना कसरी भएको छ भन्नेलाई फलोअप भने हो कि कसरी गरेको छ भन्ने कुरा अडिटको फलोअप। अनि पोस्ट क्वालिटी एस्योरेन्समा के हेरिन्छ सर? पोस्ट क्वालिटी एस्योरेन्समा के हेरिन्छ भने जस्तै महालेखा परीक्षकले यो पहिलो चरणमा लेखा परीक्षण योजना बनाउँछ, योजना बनाउँदाखेरि यो यो विषयहरू हेर्नु भनेको हुन्छ, त्यहाँ लेखा परीक्षण स्ट्यान्डर्ड विभिन्न खालका आचार संहिताहरू पालना गर्नुपर्ने भनिएको हुन्छ। हो त्यो कुराहरू पालना भएर अडिट रिपोर्ट जारी भयो कि भएन, जस्तो रिपोर्ट जारी गर्दा 5C रिपोर्टमा भयो कि भएन। 5C भनेको कुनै पनि रिपोर्ट बुझिनै हुनु पर्यो कि, जस्तै जस्तो मैले रिपोर्ट लेखेर तपाईँले मैले मात्रै बुझ्ने हुनु भएन भन्छ कि यो क्वालिटी एस्योरेन्सले, भनेको त्यो रिपोर्ट जसले पढ्दा पनि बुझ्न योग्य हुनु पर्यो। जस्तै 5C भनेको एउटा क्राइटेरिया भन्छ, भनेको हामीले कुनै बेरुजु कुनै इस्यु रेज गर्दैछौँ भने त्यो कुन क्राइटेरियाले युज गर्दैछौँ रेज गर्दैछौँ। जस्तै भनौँ न एउटा उदाहरणको लागि जिन्सी निरीक्षण नभएको भनिभयो होइन, हेर्नु है त उदाहरणको लागि म भन्दैछु जिन्सी निरीक्षण नभएको क्राइटेरिया के त भन्दा आर्थिक कार्यविधि नियमावली 2064 अनुसार प्रत्येक कार्यालयले हरेक वर्ष जिन्सी निरीक्षण गर्नुपर्ने व्यवस्था छ, क्राइटेरिया त हो कि पहिलो सी भयो। त्यसरी कन्डिसन, दोस्रो सी के त कन्डिसन। कन्डिसन भनेको अवस्था के छ त, गर्नुपर्ने व्यवस्था छ, कार्यालयले यो वर्ष जिन्सी निरीक्षण गरेको छैन, कन्डिसन होइन। तेस्रो कन्सी भनेको क्राइटेरिया कन्डिसन, अब कज के कारणले एजेन्सी निरीक्षण भएन त, कानुनको पालना नगरेर भएन कि, स्टोरको मान्छे नभएर भएन कि होइन, अथवा त्यो के कारणले भएन, कज क्राइटेरिया कन्डिसन कज हो कारण भनौँ न, कानुनको परिपालनामा ध्यान नदियो कारण भन्ने भन्न सक्यो। त्यसपछि गएर कन्सिक्वेन्स प्रभाव के पर्यो, यसरी जिन्सी निरीक्षण नगर्दा कार्यालयमा भएका माल सामानहरू हराउन सक्ने, दुरुपयोग हुन सक्ने, समयमा मर्मत सम्हार हुन नसक्ने, राज्यको लगानी खेर जाने अवस्था हुन सक्छ। कन्सिक्वेन्स त्यो हो नि त, जिन्सी निरीक्षण नभएको कन्सिक्वेन्स प्रभाव के हो त भन्दा हाम्रो लगानी दुरुपयोग हुन सक्छ। लास्टमा करेक्टिभ एक्सन, पाँचौँ सी भनेको करेक्टिभ एक्सन। कार्यालयले हरेक वर्ष भौतिक रूपमै जिन्सी निरीक्षण गरी प्रतिवेदन तयार गर्नुपर्दछ, करेक्टिभ एक्सन भनेको। यसरी अडिटमा के हो त भन्दा 5C को बेसमा रिपोर्ट इस्यु भयो कि भएन, अडिटरले आचार संहिताको पालना गरे कि गरेन, अडिटरले अडिटिङ स्ट्यान्डर्डहरू अनुसार चाहिँ फाइल मेन म्यानेजमेन्ट गरे कि गरेन, होइन। त्यसरी अडिटरले स्याम्पलिङ, हाम्रो अडिट क्राइटेरिया भएपछि स्याम्पलिङ गरे गरेर लेखा परि सम्पादन गरेको हो कि होइन भन्ने कुराहरू क्वालिटी एस्योरेन्सले छ। र जुन मैले 5C भने, म फेरि यसलाई दोहोऱ्याएँ, क्राइटेरिया हेर्नु पऱ्यो, क्राइटेरिया लेखेको हुनु पऱ्यो, त्यो रिपोर्टमा कन्डिसन स्पष्ट खोजेर आउनु पऱ्यो, कज आउनु पऱ्यो भनेको कारणहरू स्पष्ट हुनु पऱ्यो, कन्सिक्वेन्स भनेको प्रभाव हुनु पऱ्यो, र करेक्टिभ एक्सन भन्न खोज के सुझाव दिन खोज्नु, त्यो सुझाव चाहिँ निकायलाई दिएको हुनुपर्छ। लेखा परीक्षणको क्रममा जस्तो माथिल्लो नि तहबाट अनुगमन छट्के अनुगमन जस्तो हुन्छ, यसलाई अनुगमन भन्न मिल्छ कि मिल्दैन सर? मिल्छ, अनुगमन सुपरभिजन भन्छ त्यहाँ, त्यो भनेको चाहिँ माथि उसमा लानु पर्यो, कार्यान्वयनमा भित्रै रहन्छ क्या त्यो लेखा परीक्षण कार्यान्वयन भनिन्छ नि, योजनाको कार्यान्वयन। त्यसमा पनि अनुगमन भन्ने राख्न मिल्छ कि मिल्दैन सर? मिल्छ मिल्छ, सुपरभिजन तथा अनुगमन भन्ने मिल्छ कि नमिल्छ, हुन्छ, माथिल्लो निकायबाट हुन्छ, क्वालिटी एसुरेन्सकै पार्ट हो त्यो पनि, अनुगमन हुन्छ, राख्न मिल्छ। अब यसपछि सर, यो कर्पोरेट सेक्टर अडिटिङ स्ट्यान्डर्डको बारेमा थोरै भनिदिनु पर्यो। त्यही भन्नुलाई यो पहिला यसलाई टुङ्ग्याउ हजुरले भनेको म भन्नु है त, जस्तो अरूको वर्तमान चुनौती के छ नि त होइन अडिटिङ क्या भन्दाखेरि, एउटा महालेखा परिषद लेखा परिषद गर्ने जुन एउटा अडिट छ, यसमा जुन कानुनी व्यवस्था विभिन्न हामी भन्यौँ, त्योमा के छ त भन्दा, सीमित मानवीय एवं भौतिक क्षमताको बावजुद बढ्दो कार्यबोझ सङ्घ प्रदेश एवं स्थानीय तहको गुणस्तरीय लेखा परीक्षण समयमै सम्पन्न गर्नु एउटा चुनौतीको रूपमा आएको छ। कार्यबोझ व्यापक रूपमा बढेको छ, जनअपेक्षा गुणस्तरीय लेखा परीक्षण हुनुपर्छ भन्ने छ, तर सो अनुसार सबै तहको समयमै गुणस्तरीय लेखा परीक्षण सम्पन्न गर्न अब चुनौतीको रूपमा आइरहेको छ, किन कार्यबोझ दिनानुदिन थपिँदै गएको छ, बजेट बढ्दै गएको छ, र मानवीय स्रोत साधन सीमित छ, त्योभन्दा थप्न सकेको छैन। भौतिक क्षमता भन्नुहुन्छ, अहिले पनि कार्यालयको भौतिक अवस्था भने 6 ठाउँ 7 ठाउँ काठमाडौँ उपत्यकामा महालेखा परीक्षक कार्यालय रहेको छ भने, यो अवस्थामा सबै क्षेत्रको लेखा परीक्षण गरेर भने प्रदेश स्तरमा पनि कार्यालय खोलेर लेखा परीक्षण सम्पन्न गर्नु चाहिँ चुनौतीको रूपमा रहेको छ। अर्को कार्यमूलक सूचना प्रविधि वातावरण लेखा परीक्षण सङ्ख्या वृद्धि गर्नु, यो अर्को चुनौती कस्तो भन्नुहुन्छ भने, संविधानले लेखा परीक्षण ऐनले कान यो अनुसार गर्ने चाहिँ भन्यो, तर सीमित स्रोत साधन सीमित मानवीय साधनको कारणले गर्दा हामीले के भने, कार्यमूलक सूचना प्रविधि जुन वातावरण लेखा परीक्षण सङ्ख्या वृद्धि गर्नु पर्थ्यो, त्यो सोचे अनुसार महालेखा परीक्षणले यो सङ्ख्या वृद्धि गर्न सक्ने अवस्था छैन, गर्न सकेको छैन, यो चुनौतीपूर्ण रहेको छ। अर्को अहिले जस्तो विभिन्न नयाँ नयाँ कन्सेप्टहरू, भर्चुअल अडिट भन्छ, रिमोट अडिट मैले थोरै अघि भनेको थिएँ, यस्ता जुन टेक्निकहरू टेक्नोलोजीहरू आइसके, तर पनि हामीले चाहिँ अडिटमा पूर्ण रूपमा आइटीको युज गर्न सकेका छौँ। आइटीको युज गरेर अब कार्यबोझ हाम्रो बढ्दै गएको छ, अब फिल्डमै गएर सबै कुरा हेरेर भोलि लेखा परीक्षण गर्न सम्भव पनि नहोला, त्यो अवस्थामा के भने, क्वालिटी अफ द लेखा परीक्षण सम्पन्न गर्नलाई प्रविधिको अवलम्बन, त्यो पनि एउटा चुनौतीको रूपमा रहेको छ। अर्को लेखा परीक्षण नागरिक सहायता अभिवृद्धि गर्नु, हुन त नागरिक सहायता अभिवृद्धि गर्ने भनेर पर्फर्मेन्स अडिटमा कार्यमूलक लेखा परीक्षण केही अभिवृद्धि गरिएको छ, र तर पनि त्यसलाई पनि अझ प्रभावकारी गर्नको लागि चुनौती रहेको छ, हरेक क्षेत्रमा नागरिकहरू शरीरमा त्यहाँ सहभागिता कमजोर रहेको छ। त्यसै गरी अर्को हजुरको लेखा परीक्षण प्रतिवेदन मार्फत आर्थिक अनुसन्धान पालना वृद्धि गर्नु, अब महालेखा परीक्षणले सुरुदेखि उही अस्ति एउटा मूल्याङ्कन पनि आएको थियो, पहिलो महालेखा परीक्षणले जारी गरेको रिपोर्ट र अहिले पछिल्लो 57 रिपोर्टसम्म कतिपय सुझाव अहिलेसम्म दिएको दिन्छ। लेखा परीक्षण त गरियो तर आर्थिक अनुसन्धान पालना भयो त, वृद्धि भयो त, रिपोर्ट पनि दिएको छ, यहाँ कमजोरी पनि भएको भनेको छ, पहिलोमा जहाँ कमजोरी भनेको छ अहिलेसम्म आउँदा पनि त्यही कमजोरी भएको छ भन्नु परेपछि, अब यो चुनौती हो कि होइन भन्दा, आर्थिक अनुसार पालना वृद्धि गर्न चाहिँ चुनौतीको रूपमा रहेको छ। अर्को लेखा परीक्षणमा विभिन्न विधाका विशेषज्ञको सहभागिता गराउनु, लेखा परीक्षण टेक्निकल पार्ट अघि पनि हामी कुरा गर्थ्यौँ, विभिन्न विधाको विषयहरू सहायता गर्ने अर्को चुनौती रहेको छ भने लेखा परीक्षण मानको प्रभावकारी कार्यान्वयन गर्नु भनेको अडिटिङ स्ट्यान्डर्डहरू, लिमा डिक्लेरेसन कुरा छ, मेक्सिको डिक्लेरेसन कुरा छ, आचार संहिताको कुरा छ, रिपोर्टिङको कुरा छ, होइन रिपोर्टिङको एकरूपताको कुरा छ, हो यो प्रभावकारी कार्यान्वयन गर्न यो पनि अर्को चुनौतीको रूपमा रहेको छ, सबै जनशक्तिलाई क्यापेबल बनाएर सही रूपमा पालना गर्न चुनौतीको रूपमा रहेको छ। अर्को कर्मचारीले व्यवसायिक हुने आचरणमा शुद्धिकरण गर्न, अब कर्मचारी पनि त्यही किसिमले व्यवसायिक हुनु पर्यो, अब विभिन्न आक्षेपहरू लेखा परीक्षणले नलागेको होइन, होइन अब लेखा राख्नेले पनि लेखा परीक्षण गराउनेलाई जे हामी जसो गर्दा पनि हुन्छ भन्ने किसिमको एउटा यो आचरणको पार्टहरू बिहेभियरल पार्टहरू यो कमजोर हुँदै गएको देखिन्छ, यो शुद्धिकरण पनि चुनौती रहेको छ। अर्को महालेखा परीक्षकको वित्तीय प्रशासनिक स्वतन्त्रता प्रवर्धन गर्नु, हिजो पनि हामी थोरै कुरा गरेका थियौँ, जस्तो अहिले वित्तीय रूपमा प्रशासनिक रूपमा र जुन स्वतन्त्रता महालेखा परीक्षकले पाउनुपर्ने त्यो रूपमा अडिट गर्नुपर्ने त्यो स्वतन्त्रता अहिलेसम्म पनि प्राप्त हुन सकेको छैन। वित्तीय रूपमा पूर्ण रूपमा अर्थ मन्त्रालयको भर पर्नुपर्छ, प्रशासनिक रूपमा पनि अर्थ मन्त्रालय सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको भर पर्नुपर्ने अवस्था छ। यी चुनौतीहरू लेखा परीक्षणमा वर्तमानमा देखिएका छन् भनेर मैले यहाँलाई महालेखा परीक्षक र कानुन व्यवस्थामा यति कुराहरू समेट है त। अब यसपछि म हिजोको थोरै बाँकी पार जान्छु र पछि साथीहरूको म क्वेसनमा आउँछु। जस्तो हजुरको हामी अरू सङ्गठन पढ्यौँ तर एसोसाई बाँकी थियो, एसोसाईलाई हजुरले कसैले बुझ्नु भने इन्टोसाईको क्षेत्रीय सङ्गठन हो एसोसाई, इन्टोसाईको जुन क्षेत्रीय कार्य समूह भन्ने हामी स्ट्रक्चरमा हेरेका थियौँ, क्षेत्रीय कार्य समूह मध्येको एसियाली राष्ट्रहरूको जुन सङ्गठन भन्छ यसलाई हामी एसोसाई भन्छौँ, एसियन अर्गनाइजेसन अफ सुप्रिम अडिट इन्स्टिट्युसन भन्ने हामी यसलाई बुझ्नु पर्यो। यो सर्वोच्च लेखा परीक्षण संस्थाहरूको एसियाली सङ्गठन जुन सर्वोच्च लेखा परीक्षण संस्था क्षेत्रीय सङ्गठनको रूपमा रहेको छ, यो सङ्गठनको स्थापना फिलिपिन्सका सर्वोच्च लेखा परीक्षण संस्थाका प्रमुखले गरेका हुन् भने 1977 जुन प्रस्ताव गरे अनुसार 4 अक्टोबर 1979 भएको, यो मिति यहाँले ख्याल गर्नु पर्यो, 4 अक्टोबर 1979 भएको, स्थापना कालका 11 सदस्य थिए यसमा र हाल 46 देशका सर्वोच्च लेखा परीक्षण संस्थाका सदस्य रहेका छन् र यसको सचिवालय अहिले दक्षिण कोरियामा चाहिँ चेन्ज भइरहन्छ सचिवालय, र यसमा अहिले हजुरको यो हरेक 3-3 वर्षमा यसको महाधिवेशनहरू हुन्छ र पहिलो भारतमा भएको रहेछ 1979 र 14 भियतनाममा 18 भयो र 15-21 थाइल्यान्डमा हुने भनिएको छ र अहिलेको यसको अध्यक्ष भियतनाम र चाइना यसको चेयरम्यानसिप लिएको देखिन्छ। अनि त्यस्तै अरूको हजुरको यसमा कुन अब्जेक्टिभले यो सङ्गठन स्थापना भयो त मेन अर्को चाहिने विषय भनेको यसमा पनि जस्तै यो क्षेत्रीय रूपमा भनौँ न क्षेत्रीय सङ्गठन भन्यो हिजो इन्डोसाईमा अन्तर्राष्ट्रिय रूपमा ज्ञान सिप आदान प्रदान थियो यो क्षेत्रीय रूपमा भयो, लेखा परीक्षणको क्षेत्रमा यसका सदस्य राष्ट्रले आर्जन गरेको अनुभव ज्ञान सिप र विचारले आपसमा आदान प्रदान गरी लेखा परीक्षण समयानुकूल विकास गर्ने उद्देश्यका साथ यो सङ्गठन स्थापना भयो। जुन एउटा लेखा परीक्षणको क्षेत्रमा आपसी सहयोग र समझदारी अभिवृद्धि गर्न होइन जुन सदस्य राष्ट्रहरू छन् 46 सदस्य राष्ट्रहरू यो लेखा परीक्षण आपसी सहयोग र समझदारी अभिवृद्धि गर्नको लागि यो स्थापना भयो। तालिम शिक्षा र शोध कार्यको माध्यमबाट क्षेत्रको सरकारी लेखा परीक्षकहरू ज्ञान सिप दक्षता अभिवृद्धि ल्याउनु पनि यो यसको अब्जेक्टिभ रहेको छ। लेखा परीक्षण क्षेत्रमा क्षेत्रीय सूचना केन्द्रको रूपमा काम गर्छ, क्षेत्रीय सूचना केन्द्रहरू कसरी बुझ्नु पर्यो भने हाम्रो इन्डोसाईले दिएका सबै जानकारी यो संस्था मार्फत हामी पाउन सक्छौँ भनेको क्षेत्रीय सङ्गठनको रूपमा इन्डोसाईको क्षेत्रीय सङ्गठनको रूपमा यो सङ्गठनले काम गर्छ। इन्डोसाई तथा अन्य क्षेत्रीय सङ्गठन र बहुपक्षीय सङ्घ संस्थाहरूसँग सहयोग र समझदारी बढाउनु, सहयोगी र भाइचाराको नाताले लेखा परीक्षण पेसालाई अनुशासित मर्यादित बनाउनु यो सङ्गठनको उद्देश्य रहेको छ। यी उद्देश्य पुरा गर्नको लागि के काम गर्छ त यो सङ्गठनले भन्दा सार्वजनिक लेखा परीक्षण क्षेत्रमा प्राप्त अनुभव र विचारको आदान प्रदान गर्न विभिन्न सम्मेलन गोष्ठी भेलाहरू कार्यशाला आयोजना गर्छ। सम्भवतः अब अहिले कोभिड भयो नभए नेपालका महालेखा परीक्षकले पनि यसले आयोजना गरेको गोष्ठी भेला कार्यशालामा कमसेकम पनि वर्षको 2-5 चाहिँ सम्मेलनमा भाग लिएको हुन्छ, विभिन्न देशमा आयोजना गरिएको हुन्छ, महालेखा परीक्षक को सहभागिता भनौँ महालेखा परीक्षक कर्मचारीको सहभागिता हुने गरेको थियो, अहिले यो वर्ष चाहिँ अब भर्चुअल्ली भइरहेको छ आइटीको माध्यमबाट। अर्को हजुरको यसको कार्य भनेको लेखा परीक्षण र यसका आबद्ध क्षेत्रका विकासका लागि शोध पत्र, कार्यपत्र, पत्रिका र पेसागत पत्रिका, पेसागत लेखहरू प्रकाशित गर्नु अर्को यसको काम हो। र इन्डोसाइल तोकिदिएका कामहरू सम्पादन गर्दै इन्डोसाई र अन्य क्षेत्रीय सङ्गठनहरू समन्वय राखी विभिन्न कामहरू गर्छ यो सङ्गठनले। अर्को यसको हजुरले हेर्नु अर्गनाइजेसन स्ट्रक्चरको पार्ट हेर्नु, मेन चाहिँ हजुरको बोडी भन्ने यसमा चारवटा कुरा हेर्नु, यसमा अलि लामो भए तापनि एसेम्ब्ली मेन चाहिँ अर्गनाइजेसनमा जुन चार्टमा चारवटा कुरामा ख्याल गरौँ, एसेम्ब्ली, गभर्निङ बोर्ड, अडिट कमिटी र सेक्रेटरी जनरल। मेन चाहिँ यसको अङ्ग चारवटा हो कि एसेम्ब्ली, अडिट कमिटी, सेक्रेटरी जनरल, गभर्निङ बोर्ड, चेयरमेन भनेको पर्नु भयो। त्यसै यसमा गभर्निङ बोर्ड र यो मार्तहत हुने भनेको एसोसाई जर्नल भनेको पत्रिकाको कुरा भयो, क्यापेसिटी भनेको क्षमता अभिवृद्धिको कुरा भयो, र एसोसाई बुझ्यो भनेको इन्भाइरोमेन्टल जर्नलको पार्ट भयो। अब यो त यो सङ्गठनभित्रको चेयरमेन सचिवालय भयो र क्यापेसिटी डेभलपमेन्ट एडमिनिस्ट्रेटर भन्ने भयो। अब यसमा जस्तो हजुरको खास काम के छ त भनेर हामी थोरै ब्रिफली थोरै मैले लेखेको छु यहाँ। एसेम्ब्ली भनेको सबै सदस्य राष्ट्रको प्रतिनिधित्व हुने हरेक 3 वर्षमा सम्मेलन आयोजन गरिन्छ। एसेम्ब्ली भनेको महासभा, यसको चाहिँ महासभा के भन्नु 46 देशकै सदस्य प्रतिनिधित्व हुने भयो, हरेकलाई भोटिङ राइट एउटा पाउने भए सबै देशले होइन सदस्य राष्ट्रले, 3-3 वर्षमा आयोजना हुन्छ। गभर्निङ बोर्ड भन्छ, गभर्निङ बोर्डमा 11 सदस्य रहँदो रहेछ, यो कार्यकारी जुन समिति दोस्रोमा हामी भनेको थियौँ। 11 को हुन्छन् त भन्दा एउटा भनेको लास्ट रूपमा एसेम्ब्ली आयोजना गर्ने देशको प्रमुख अनि त्यहाँको महालेखा परीक्षक हुने भयो। अब आगामी महाधिवेशन हुने महालेखा परीक्षक भयो दोस्रो, तेस्रो भनेको त्यहाँको महासचिव भयो। त्यसै गरेर अर्को हेड अफ द साई एपोइन्टेड बाई द गभर्निङ बोर्ड इज अ क्यापेसिटी डेभलपमेन्ट एडमिनिस्ट्रेटर अफ एसोसाई, क्यापेसिटी डेभलपमेन्ट एडमिनिस्ट्रेटरको रूपमा जो आउँछ त्यो एउटा भयो। त्यसै गर्दा इमिडिएट पास्ट चेयरमेन एन्ड पास्ट इमिडिएट सेक्रेटरी जनरल भनेको अघिल्लो त्यो आयोजना गर्ने राष्ट्र, त्यो राष्ट्रको मालिका परिषद र सेक्रेटरी जनरलहरू भयो। अर्को 5 अदर हेड अफ साई इलेक्टेड बाई एसेम्ब्ली भनेको यो 46 देशमध्ये 5 देश त्यहाँ चुनिएर आउँछ, त्यो चुनेर आउने कारण महासभाबाट चुनिएका हुँदा रहेछ भने गभर्निङ बोर्ड भनेको 11 सदस्य हुँदो रहेछ। अर्को चेयरम्यान जुन हामी समस्यामा देखेका थियौँ, चेयरम्यान के हो त भने इज द हेड अफ द सुप्रिम एडमिनिस्ट्रेसन वेयर द लास्ट रेगुलर एसेम्ब्ली भनेको जहाँ पछिल्लो वर्ष आयोजना भएको त्यो एसेम्ब्ली त्यहाँको चाहिँ चेयरम्यानको रूपमा रहन्छ। अहिले त हामी अघि भनेको थियौँ भियतनामको महालेखा परीक्षक छन् अहिले चेयरम्यानमा, र सेक्रेटेरिएट भनेको यो चाहिँ सेक्रेटरी जनरल सचिव महासचिवले यसको चाहिँ लिडिङ गर्छन् र महासचिवको नियुक्ति महासभाबाट हुने गर्दछ र यिनको कार्यकाल 3 वर्षको हुन्छ, 2 पटक थपिन सक्छ, 9 वर्षको हुन सक्दो रहेछ। यो भनेको हामीले एसोसाईको सङ्गठनात्मक संरचनामा एसेम्ब्ली, गभर्निङ बोर्ड, चेयरमेन, सेक्रेटेरिएट हामी भन्यौँ र अडिट कमिटी भन्यो, यिनै कुराहरू चाहिँ हामीले यसलाई यो रूपमा बुझ्नु पर्यो। र सँगसँगै सर, लेखा परीक्षण क्षेत्रमा संस्थाले कस्तो खालको योगदान पुर्याएको छ त भन्दाखेरि चाहिँ सार्वजनिक संस्थाहरूको सार्वजनिक जवाबदेही र नियन्त्रण गर्नेले सपोर्ट गरेको छ एसोसाईले, अर्को सँगसँगै सरकारको वित्तीय जवाबदेही व्यवस्थापन गर्न सपोर्ट गरेको छ, सार्वजनिक निर्माण परियोजनाको लेखा परीक्षणमा सपोर्ट गरेको छ, सँगसँगै कार्यमूलक लेखा परीक्षणको दिग्दर्शनहरू जारी गरेर सदस्य राष्ट्रहरूमा एउटा मोडेलको रूपमा प्रदान गरेको छ, अर्को सूचना प्रविधिको लेखा परीक्षण दिग्दर्शनहरू जारी गरेको छ, सँगसँगै भ्रष्टाचार छलकपटको व्यवहार सम्बन्धी मार्गदर्शन गरेको छ, भ्रष्टाचार के हो, छलकपट के हो, कसरी हुन्छ भन्ने कुरा मार्गदर्शन दिएको छ, र सरकारी राजस्वसँग जवाब दिएर लेखा परीक्षण गरेको छ, र यो जुन जति पनि जारी भएको छ यसैको बेसमा यही भनौँ न एसएसआईले जारी गरेको बेसमा हाम्रो महालेखा परीक्षकले पनि यसैको बेसमा चाहिँ हाम्रा दस्तावेजहरू व्यवस्थित गर्ने, मिलाउने, दिग्दर्शन जारी गर्न सपोर्ट लिने होइन एउटा आधारको रूपमा लिने गरेको छ भने यो पनि एउटा क्षेत्रीय रूपमा सशक्त सङ्गठनको रूप भएको छ। यसले पनि लेखा परीक्षणले व्यवस्थित मर्यादित र एउटा गुणस्तरीय लेखा परीक्षण सेवा प्रदान गर्न सपोर्ट गर्ने सङ्गठन काम गरेको छ। इन्डोसाईको क्षेत्रीय सङ्गठनको रूपमा यो सङ्गठनले काम गरेको देखिन्छ। नेपाल सुरुवातदेखि नै स्थापना कालदेखि नै सदस्य भएको हुनाले नेपाल कहिले सदस्य भनिरहनु परेन। मैले यहाँ केही प्रश्नहरू यो उपसचिवमै आएको हुन् कति त मैले उपसचिवमै आएको भने लेखेको पनि छु होइन, यो उपसचिवको किन बेस लिएको भन्नुहुन्छ भने यो पहिला अफिसरमा ठ्याक्कै मोडेलमा थिएन होइन, अहिले तपाईँलाई यो मोडेलमा आयो, यी टपिक्सहरू पहिला अफिसरमा थिएन, अब थपिँदै जाने हो, बेरुजी बढ्नुको कारण स्थानीय तहमा आएको थियो, त्यो कतै न कतै यहाँ तपाईँले भेट्नुहुन्छ होइन, स्थानीय तहमा आएको। अब यसमा क्वेसनहरू एकपटक हेर्नु होइन, जस्तै बेरुजीको वर्तमान स्थिति, फर्सदको अवस्था र एकै खाले बेरुजी प्रत्येक वर्ष दोहोरिँदै आएको परिप्रेक्ष्यमा वर्तमान सरकारले लेखा र लेखा परीक्षण सुधारका बारेमा चर्चा गर्नु भन्ने क्वेसन भयो भने वर्तमान स्थिति के छ त बेरुजी भन्दा हामी जुन डाटाहरू केही पढाएको छौँ, सङ्घमा, प्रदेशमा, स्थानीय तहमा यो रूपमा बढ्दै गएको छ बेरुजीहरू, यो रूपमा आएको छ। फर्सदको व्यवस्था भनेको फर्सद चाहिँ कसरी भयो, एकै खालका बेरुजी किन दोहोरियो भन्ने कुरा जुन हामी यसमा पनि केही कुराहरू गर्न सक्छौँ। अर्को यो सर्वोच्च लेखापरीक्षण संस्थाको अन्तर्राष्ट्रिय इन्टरसाईको काम कर्तव्यको बारेमा उल्लेख गर्दै निर्देशक समितिको बारेमा लेख्नुहोस् भन्ने क्वेसन आएको रहेछ एकपटक। अर्को सरकारी कार्यालयमा भएका बेरुजी असुलोपर गर्ने बारे अवलम्बन गरेका संस्थागत एवं कानुनी व्यवस्था प्रकाश पार्नुहोस् भनेको बेरुजी फर्सदको टपिक्स भयो। त्यसै गरेर महालेखा परीक्षक कार्यालयको मौजुदा संगठनात्मक ढाँचालाई गतिशीलता प्रदान गर्न के कसो सुधार आवश्यक ठान्नुहुन्छ, समीक्षात्मक टिप्पणी गर्नुहोस् भन्ने क्वेसन आएको रहेछ। हुन त त्यतिखेर संविधान बनाउने अवस्था थियो 72 त्यही पनि यो जहिले पनि सान्दर्भिक हुन्छ, हामी संगठन ढाँचा हेरिरहेका छौँ। मैले केही कुराहरू यहाँलाई गरेका थिएँ, जस्तो संहिताको मर्मअनुरूप होइन प्रदेश स्तरका कार्यालय नहुनु, विभिन्न खालका जनशक्तिहरू, विभिन्न विधाका जनशक्तिहरू नहुनु यो भन्न सक्छौँ। सँगसँगै सर्वोच्च लेखापरीक्षण संस्थाको अन्तर्राष्ट्रिय इन्टोसाईको विधान अनुसार एक अङ्गको रूपमा रहेको कङ्ग्रेसका कार्यहरूको बारेमा लेख्नुहोस्, यो 74 सालमा आएको रहेछ। अर्को महालेखा परीक्षकद्वारा भइरहेको लेखा परीक्षण सबल एवं दुर्बल पक्षहरूको विवेचना गर्दै परिवर्तित सन्दर्भमा महालेखा परीक्षकद्वारा गर्ने लेखा परीक्षण पद्धतिमा के कस्तो सुधार खाँचो रहेको अनुभूत गर्नुभएको छ लेख्नुहोस् भनिन्छ। अर्को सरकारी लेखा परीक्षण मानदण्डको बारेमा उल्लेख गर्दै यसको पारदर्शिताको बारेमा लेख्नुहोस् भन्ने क्वेसनहरू आएको देखिन्छ। अर्को यो क्वेसनहरू अब अडिटमा दुर्बल पक्ष के छ, अब यस्तो छ, जस्तो दुर्बल पक्ष भन्दा हामीले के भन्न सक्छौँ भने महालेखा परीक्षकको लेखा परीक्षण वा अघि पनि भने एउटै प्रकृतिको लेखा परीक्षण धेरै वर्ष आउँदाखेरि पनि त्यसमा सुधार चाहिँ देखिएन क्या। अर्कोहरूको लेखा परीक्षणको अर्को दुर्बल पक्ष भनेको केवल बेरुजी मात्रै औलाउने अलिक बढी जोड दियो होइन, बेरुजी मात्रै औलाउने जोड दियो ल सु दिनु पर्थ्यो, अलिक सुधारमा बढी जोड दिनु पर्थ्यो। कसरी सुधार गर्न सकिन्छ भने यहाँ त बेरुजी औलाइमा मात्रै जोड दियो। अर्को दुर्बल पक्ष भनेको महालेखा परीक्षक लेखा परीक्षण गरिसकेपछि हजुरको यसमा कस्तो छ भने लेखा परीक्षण गरिसकेपछि नलेख्नु पर्ने कुराहरू पनि कतिपय रिपोर्टमा प्रतिवेदनमा लेखिरहे, धेरै गलत रिपोर्टहरू चाहिँ होइन कतिपय अवस्थामा गलत रिपोर्टहरू जारी भयो। अर्को दुर्बल पक्ष भनेको जुन अडिटिङ स्ट्यान्डर्डहरू छन् त्यो अडिटिङ स्ट्यान्डर्ड इफेक्टिभ रूपले चाहिँ कार्यान्वयन भएको देखिएन। काठमाडौँ उपत्यकामा पनि उस्तै प्रकृतिको कारणले एउटा कारणलेमा त्यही बेरुजु आउँछ, अर्को कारणले त्यही बेरुजु आउँदैन। अर्को कुरा कतिपय बेरुजु बिना आधार लेखिन्छ, फेरि बिना आधारै फर्सुर गरिन्छ, अर्को दुर्बल पक्ष हेर्नु है त महालेखा परीक्षकको। अब अर्को दुर्बल पक्ष सङ्घ केन्द्रमा बसेर अब सबै नेपालको अडिट गर्ने तपाईँको सबै डकुमेन्टहरू नआइन। अर्को दुर्बल पक्ष भनेको फिल्डमा समय नदिने होइन, फिल्डमा गएर हेर्नुपर्ने जुन सबै खालको फिल्डमा गएर फिल्ड भेरिफिकेसन पनि हुन्छ नि भौतिक रूपमा क्वेसन गर्ने, केवल कागजमा कागजको भरमा मात्रै हेर्दाखेरि कतिपय कागज चाहिँ दुरुस्त हुनसक्छ, काम चाहिँ नभएको हुनसक्छ, त्यो फिल्ड स्तरमै गएर लेखा परीक्षण हुन नसकेको, कार्यमूलक लेखा परीक्षणलाई बढाउन नसकेको अर्को दुर्बल पक्ष हो है। पर्फर्मेन्स अडिट हामी बढाउन सकेका छैनौँ, हाम्रो अडिटको अर्को कमजोर पक्ष भनेर भनिन्छौँ। यी यस्तै पक्षहरू हजुरले लेखेर यी दुर्बल पक्षहरू रहेका छन् भन्न सक्नुहुन्छ सर। यो सरकारी तथा सङ्गठित क्षेत्रको लेखा परीक्षण मान सम्बन्धी नेपालमा भएको व्यवस्था लेख्नुहोस् भन्दा के लेख्ने? अब यस्तो छ, सरकारी तथा सङ्गठित क्षेत्रको लेखा मान सम्बन्धी व्यवस्था भन्नुभयो भने तपाईँ सिधै के लेख्नु पर्यो भने सरकारी लेखा परीक्षण मानदण्ड भनेर पढाएको छ नि, सरकारी लेखा परीक्षण मानदण्ड भनेर जुन पढाएको छौँ, पहिला सरकारी लेखा परीक्षण मानदण्डको कुरा लेख्नु पर्यो। सरकारी लेखा परीक्षण मानदण्ड लेखिसकेपछि मानदण्ड अनुसार महालेखा परीक्षण जारी गरेका विभिन्न जुन हामी लेखा परीक्षण मानदण्ड चारवटा भागमा पढाएको थियौँ नि, चारवटा भागमा पढाएको थियो के थियो, सामान्य मानदण्ड, योजना मानदण्ड, स्थलगत मानदण्ड र प्रतिवेदन मानदण्ड भन्ने त्यो कुरा लेख्नु पर्यो। र सार्वजनिक क्षेत्र भनेको सार्वजनिक संस्थानपट्टिको पार्टी संस्थान समितितर्फको, त्यहाँ पनि तपाईँको त्यो मानदण्डको अलावा त्यहाँ चाहिँ तपाईँको जस्तै परिपालनको लेखा परीक्षण, वित्तीय लेखा परीक्षण विशेष रूपमा गर्ने भनेर जुन लेखा परीक्षण मानद्वारा जारी गरिएका लेखा परीक्षण मानको आधार लिएर लेखा परीक्षण गर्ने भनेर तोकिएको छ भने त्यसरी हामी लेख्नुपर्ने हुन्छ। यहाँ एकछिन एउटा के आएछ भने लेखा परीक्षणको प्रक्रियाको बारेमा स्पष्ट पारिदिनु होला, प्रक्रिया आइसकेको छ, राजेन्द्र विक्रम सरले सरले सोध्नु भएको छ। अर्को छ, के कस्ता कार्यको कार्यमूलक लेखा परीक्षण गर्न उपयुक्त हुन्छ भन्ने क्वेसन सोध्नु भएको छ सुमन बानिया सरले। अब यो कार्यमूलक लेखा परीक्षण भनेको